تفسير دیکھتے ہیں آیت نمبر 81 سے 81. فرح المخلفون بمقعدهم خلاف رسول الله وكرهوا أن يجاهدوا بأموالهم وأنفسهم في سبيل الله وقالوا لا تنفروا في الحر قل نار جهنم أشد حرا لو كانوا يفقهون. پیچھے رہ جانے والے اللہ کے رسول سے پیچھے بیٹھ رہنے پر بہت خوش ہوئے اور ان کو گراں گزرا کہ وہ اپنے مال اور جان سے اللہ کی راہ میں جہاد کریں اور انہوں نے کہا کہ گرمی میں نہ نکلو، کہہ دو کہ دوزخ کی آگ اس سے زیادہ گرم ہے، کاش انہیں سمجھ ہوتی. اس لئے اب ان کو کیا کرنا چاہیے؟ فَلْيَدْحَكُوا قَلِيلًا وَلْيَبْكُوا كَثِيرًا جَزَاءً بِمَا كَانُوا يَكْسِبُونَ. پس وہ ہنسیں کم اور روئیں زیادہ اس کے بدلے میں جو وہ کرتے تھے. یہ دو آیتیں ایک خاص موقع سے مناسبت رکھتی ہیں. ہم سب پیچھے سے دیکھتے آ رہے ہیں کہ غزوہ تبوک ایک مشکل سفر تھا کہ جہاں کسی بھی کامیابی کی امید نہیں تھی، کھڑی فصلیں تیار تھیں، سارے سال کی محنت تھی، مقابلہ ایک سخت دشمن سے تھا کہ جس سے کوئی اسباب کے اعتبار سے کوئی تقابل بھی نہیں کیا جا سکتا تھا. ایسے وقت میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی کال پہ جب جہاد کا حکم ہوا اور وہ جہاد فرض عین کے درجے میں تھا، ایک ایک بچے کی ضرورت تھی، ایک ایک انسان کی ضرورت تھی، ایسے وقت میں وہ لوگ جو اپنا سب کچھ اپنے رب کو دینے کے لیے تیار ہوتے ہیں ہر حال میں، ہر وقت اور ہر قیمت پر، انہوں نے تو کچھ سوچا نہیں، وہ تو چل پڑے. کیونکہ جو رب کے بن جاتے ہیں نا، ان کا سب کچھ رب کا ہوتا ہے. پھر وہ اس شعر کی نسبت کہ تو بچا بچا کے نہ رکھ اسے کہ تیرا آئینہ، وہ آئینہ ہے جو شکستہ ہو تو عزیز تر ہے نگاہ آئینہ ساز میں. پھر وہ اپنا کچھ نہیں بچاتے اور رب کے حکم پہ چل پڑتے ہیں. ان کی نگاہیں رب کے اس حکم پہ ہوتی ہیں کہ ہماری زندگی میں نیکی کا ایک موقع آیا ہے اور ہم نے اس سے فائدہ اٹھانا ہے، بس. نہ وہ اس سے بعد زیادہ سوچتے ہیں، نہ وہ اس سے پہلے زیادہ سوچتے ہیں. ان کی زندگی میں بس ایک ہی دھن ہوتی ہے اور وہ کیا؟ کہ لبیک اللہم لبیک، اے اللہ میں حاضر ہوں، تو نے میری زندگی میں اگر نیکی کا کوئی موقع پیش کیا ہے تو میں اس کو ہاتھ بڑھا کے لینے کے لیے تیار ہوں، چاہے میرے ہاتھوں سے میری ساری کی ساری دنیا ہی چلی جائے. لیکن وہ لوگ جنہوں نے دونوں ہاتھوں سے دنیا پکڑی ہوتی ہے نا، وہ رب کے راستے میں نکلنے سے بھی اس لیے گریز کرتے ہیں کہ بھی ہمارے ہاتھ خالی ہے. نتیجہ کیا ہوتا ہے کہ ان کی قسمت سے وہ نیکی چھن جاتی ہے، ان کے ہاتھ سے وہ نیکی چھن جاتی ہے. اب وہ نیکی کا چھننا دنیا کی بڑی بڑی نعمتوں کے چھننے سے بھی بڑی ایک آزمائش ہو سکتی ہے، لیکن ایسے لوگ چونکہ غیب کے پردے کے پیچھے سے نہیں دیکھ پاتے تو وہ اپنے پیچھے رہنے پہ خوشیاں مناتے ہیں. ایسے ہی لوگوں کا تذکرہ ہے، فرح المخلفون، خوشیاں منا رہے ہیں. خوش ہو گئے کون؟ پیچھے رہنے والے. کس بات پہ؟ بمقعدہم، اپنے پیچھے رہنے پر. کس سے پیچھے؟ خلاف رسول اللہ، رسول سے پیچھے. اللہ اکبر. اپنی محرومیوں پہ خوشیاں منا رہے ہیں، اپنی نیکیوں کے چھننے پہ خوشیاں منا رہے ہیں، اپنی جنت کے چھننے پہ خوشیاں منا رہے ہیں. ایسا بھی کوئی بدبخت ہوگا؟ ہاں، نہ سمجھ لوگ تو ایسا کر سکتے ہیں، یا بچگانا سوچ رکھنے والے تو خوشیاں منا سکتے ہیں، جیسے بچہ कोई बहाना बना के स्कूल से छुट्टी कर ले और उस इनाम से महरूम हो जाए जो उसको मिलने वाला था, वो तो खुशी मनाएगा कि देखो पता भी नहीं चला घर वालों को और मैं घर रह गया। लेकिन माँ को जब पता चलेगा तो वो दुखेगी, तकलीफ महसूस करेगी कि भाई तुमने इतनी बड़ी एक चीज जाया कर दी, सारे साल की तुम्हारी मेहनत जाया हो गई। इसी तरह इंसानों की जिंदगियों में ऐसे मौके आते हैं कि जब इंसान की बाज औकात सारी जिंदगी की हुई नेकियां जाया हो जाती हैं, बाज मौके इंसान की जिंदगी में उसके दर्जों को बुलंद करवाने के लिए आते हैं। लेकिन कुछ इंसान इतने ना समझ होते हैं और दुनिया के छोटे छोटे फायदों में लग के उनको बचा लेते हैं और फिर वो नेकियों के बड़े बड़े मौके उनसे जाया हो जाते हैं। वो तो खुश होते हैं कि शुक्र है ऐन वक्त पे किसी ने अच्छा मशवरा दिया और मैं इस बात में ना आ गई कि मैं अल्लाह के दीन के लिए अपने कैरियर को पीछे कर देती। लेकिन हकीकत है कि क्या खोया और क्या पाया ये आखिरत पे पता चलेगा। डे ऑफ जजमेंट इसीलिए यौम दीन है कि उस दिन इंसानों से उनके अगले पिछले मामले खोले भी जाएंगे और बदले दिए जाएंगे कि देखो तो सही करते क्या हो। अब देखिए कि लफ्ज दीन और दैन में सिर्फ जबर का फर्क है। दैन कर्ज को कहते हैं अरबी में, हम पढ़ चुके पीछे, और दीन बदले को कहते हैं। बस इसी का रब समझ लें इस आयत में कि फरीखल मुखल्लफून, खुशियां मना रहे हैं पीछे रहने वाले। फरह का लफ्ज फरहन से है, फराहा इसका रूट है, राहत और सुरूर महसूस करना, किसी नेमत के मिलने पर खुश होना। ये दो मानों में इस्तेमाल होता है, अच्छे मानों में और बुरे मानों में। अच्छे मानों में कब इस्तेमाल होता है? जब खुशी दिल से हो और इस पर शुक्र भी अदा किया जाए। इसकी दलील सूरत आले इमरान की वो आयत है जिसमें शुहदा का जिक्र है कि फरहीन बिमा आताहुमुल्लाहु, खुशियां मना रहे हैं उसके साथ जो उनको अल्लाह ने दिया अपने फजल से। बुरे मानों में कब आता है? जब नफ्स की खुशी हो जिसका असर दिल की बजाय नफ्स पर आए और इतराने लगे, फिर ये फख्र और गुरूर में बदल जाता है, ये नापसंदीदा है। इसकी मिसाल कारून है। सूरत अल कसस में जाके आप पढ़ेंगे कि उसको हजरत मूसा अलैहि सलाम या साथियों ने कहा था कि ला तफरह, इतराओ मत, क्योंकि इन्नल्लाह ला युहिब्बुल फरहीन, अल्लाह ताला इतराने वालों को पसंद नहीं करता। और अल मुखल्लफून का लफ्ज मुखल्लफ की जमा है, खा लाम फा इसका रूट है, खल्फ खिलाफ मुखालफत, ये हम पीछे पढ़ चुके। मुखल्लफ है तो लाम पे शद है, इसकी शिद्दत है। किससे मुखल्लफ है? खिलाफ, आगे भी लफ्ज आ रहा है उसको भी देख लेंगे, यानी पीछे रहने वाले। किससे पीछे रहने वाले? तबूक से पीछे रहने वाले। बीमाक़अदिहिम, मक़अद का लफ्ज जो है मफअल का वजन है, ज़र्फ़े मकान बैठने की जगह और मस्तर भी है, कुर्सी को भी कहते हैं ना, या आपकी मसनद जो होती है उर्दू में उसको भी आप इसी लफ्ज से बोलते हैं। खिलाफ रसूलिल्लाह, अल्लाह के रसूल के खिलाफ, इसके दो मानी किए गए। एक माना के रसूल से पीछे रह गए और रसूल आगे चले गए, और दूसरा माना रसूल की मुखालफत, यानी बहाने बना के रसूल से पीछे रह गए। और दूसरी बात कि पीछे भी रहे तो ये पीछे रहना सिर्फ उनको जाहिरी तौर पे पीछे नहीं रख रहा, बल्कि ये पीछे रहना इनको रसूल की मुखालफत पे माइल कर रहा है। और ऐसे ही होता है, पहले इंसान पीछे रहता है फिर मुखालफत पे उतर आता है, फिर उसको नापसंद लगता है क्या कि वह करी हूँ युजाहिदू बि अमवालिहिम व अनफुसिहिम फी सबीलिल्लाह। इनको माल और जान से अल्लाह की राह में जिहाद करना नागवार गुजरता है। इस जुमले में असल में दर पर्दा तारीफ है उन मुसलमानों की जिन्होंने अल्लाह की राह में अपनी जान और माल दिल की खुशी के साथ दिए। ये दूसरा स्टेप हुआ, पहले पीछे रहने पे खुश हुए, बैठ गए ना, शुक्र है अल्लाह का, कितने अच्छे थे, कितने अकलमंद हैं, खामखा बातों में नहीं आ गए। फिर उसके बाद मुखालफत में बदला पीछे बैठना, ना पसंदीदा लगा, जिहाद करना जान और माल से अल्लाह के रास्ते में। हाँ ये भी कोई बात है, लो ये कोई वक्त है जिहाद का, लो इस भला इससे क्या होगा, हमारी इन कोशिशों से क्या होगा। और करीहा जो है ना, ये फरेहा का उल्टा है, शुरू में अपने फरेहा देखा तो यहाँ करेहा है, यानी ना पसंद किया इन्होंने निकलना। अब क्या हुआ, यहाँ देखिएगा कि एक तरतीब है कि वो लोग जो अल्लाह के दीन की तरफ आने में कोई पंप एंड शो नहीं देखते, कोई ग्लैमर नहीं है, और हकीकत है खास तौर पे आज के दौर में दीन पर अमल करने वाले की कोई वाह वाह नहीं होती, कोई फूलों के हार नहीं पहनाता, कोई उनकी तारीफ नहीं करता। यकीन करें कि अगर आज भी दीन पे अमल करने वालों को लोग हाथों हाथ लें, मीडिया में उनकी तस्वीरें खींचें, लोग उनको ग्लैमराइज करें, शौहर बड़ी शान से महफिलों में पेश करें, ये है मेरी बेगम जो दीन पे चल रही हैं, ससुराल वाले फखर करें कि देखो इतनी अच्छी बहू मिली कि जो अल्लाह के दीन के साथ जुड़ी है, तो फिर शायद ही कोई बंदा ऐसा हो जो दीन की तरफ ना आए। गौर से सोचिएगा इस पे, गौर कीजिएगा इस पे। अगर ये सारी चीजें दीन पे अमल करने से मिलने लगे ना, तो कोई भी बंदा पीछे ना रहे, क्योंकि दीन की तरफ आना और दीन पे चलना इंसान की फितरत की अर्ज है, पुकार है। बहुत सारे लोग इस पुकार पे लब्बैक कहना चाहते हैं मगर कह क्यों नहीं पाते कि रास्ते में कोई तारीफें नहीं बल्कि उल्टा कहानियां ही हैं, उल्टे ताने ही हैं, इल्जाम ही है, मुनाफ़क़त के फतवे ही मिलेंगे कि कैसा दीन है तुम्हारा कि तुम कुरान पढ़ के भी ऐसे हो। हर जगह इंसान अपने आप को दिफाई के पोजीशन में लाने के लिए मजबूर कर दिया जाए, ऐसे वक्त में फिर जब कोई दीन के ऊपर अमल नहीं करता तो उसके दिल में इब्तिदा में तो खुशी होती है अपनी होशियारी पे, लेकिन वक्त के साथ वही जो अंदर गिल्ट है ना वो बढ़ता है। ये जहन में रखिएगा कि हमारी फितरत चाहती है कि हम नेक बने, हम अल्लाह के दीन के लिए कुछ करें, हम दुनिया में आए ही इसलिए थे कि युजाहिदू बि अमवालिहिम व अनफुसिहिम, लेकिन जो जो नहीं करते ना फिर आहिस्ता आहिस्ता अंदर गिल्ट आता है, हमने क्यों किया, देखो सब कर रहे हैं हम नहीं कर रहे, हम पीछे रह गए, मेरा अजर जाया हो गया, ये नेकी मैं भी तो ले सकती थी, मेरी नेकी किसी और ने ले ली, क्या है कितना सोऊंगी, और सोऊंगी तो और नींद आएगी, कितना खाऊंगी, कितनी दावतें खाऊंगी, बच्चे मुझे कितना दे लेंगे, मैं कितना भी सुबह से शाम तक इनके साथ रहूं, देखो वो एक नेकी का मौका मेरी जिंदगी का था, मैंने नो कह दिया। और हर इंसान को अल्लाह ताला पेश करवाता है एक मौके पे नेकी का कोई मौका, हर इंसान की जिंदगी में तबूक आता है। मैं इसको बड़ी शिद्दत से महसूस कर रही हूँ, मुझे तो ऐसे लगता है कि ये जो कुरान मैं आपको पढ़ाती हूँ ना, ये असल में मैं खुद को पढ़ा रही हूँ। हर इंसान की जिंदगी में ऐसे मामले आते हैं कि अपना सब कुछ छोड़ के अल्लाह के दीन को निगाहों के सामने लाना पड़ता है, फोकस। उस वक्त हम मसलतों का जब शिकार हो जाते हैं ना, हाय क्या होगा, कैसे होगा, क्या करेंगे, ये भी काम खराब हो जाएगा, ये भी हो जाए, चलो इस साल नहीं अगले साल, चलो अगले नहीं उससे अगले साल, और देखो ना और भी तो हैं, और क्या जरूरी थोड़ी है कि हर नेकी अब मैं ही करूं। जो सोच में पड़ गया ना, फिर खुशियां मनाता, शुक्र है पीछे रह गए, फरे है। लेकिन जो बेखतर कूद पड़ता है, फिर वो अपने नफे और नुकसान की फिक्र नहीं करता, फिर वो ये नहीं देखता कि मेरा काम चलेगा कि नहीं, फिर वो ये नहीं देखता कि मेरे मुनाफे में कमी होगी कि ज्यादा। औरत है तो वो ये नहीं देखती कि फिर मेरा घर अपग्रेडेड होने से रह जाएगा, वो तो चल पड़ता है इस रास्ते में कि अल्लाह की कॉल है, अल्लाह ने ये नेकी का मौका मेरी किस्मत में दिया। वरना याद रखिए, जब इंसान एक दफा खुद पीछे रहता है ना नेकी के काम से, तो गिल्ट आता है। इस गिल्ट को छुपाने के लिए, अपने दीन से बैक ट्रैक होने के लिए, फिर वो चाहता है कि मेरे साथ कुछ लोग हों, मैं अकेला तो अच्छा नहीं लगूंगा ना, तो लिहाजा फिर वो दूसरों को अपने साथ लेना चाहता है। फिर वो प्रोपेगंडा शुरू करता है, और उसका प्रोपेगंडा इतना बेवकूफी का नहीं होता कि वो ये कह दे कि देखो दीन का काम ना करो, ये बड़ी बुरी बात है, नाउज़ुबिल्ला, ऐसा नहीं है। वो कभी किसी दीन वाले को वो ये नहीं कहेगा कि तुम गलत काम कर रहे हो, इल्ला माशाल्लाह, कुछ तो जुबान से भी कह देंगे, लेकिन जो आम दर्जे के लोग होते हैं ना, वो उस काम को अच्छा ही कहते हैं। यानी जो लोग खुद कुरान से नहीं जुड़ते ना, वो भी अप्रिशिएट जरूर करते हैं, हाँ हाँ माशाल्लाह बहुत अच्छा काम कर रहे हैं, आप भी कर ले। हाँ नहीं, अभी हमारे हालात नहीं है। लेकिन वो प्रोपेगंडा कैसे करता है, वो आपका हमदर्द बन के आता है, दोस्त बन के आता है, खैर ख्वाह बन के आता है, आपका सिंसियर बन के आता है। देखो इट्स नॉट गुड फॉर यू, दीन अच्छा है लेकिन अभी ये तुम्हारे लिए ठीक नहीं है। आपकी हमदर्दी ऐसे लगता है कि उससे ज्यादा कोई कर नहीं सकता। और इंसानों की एक कमजोरी याद रखिए, इंसानों को हमदर्द लोग अच्छे लगते हैं। शैतान ने जो पहला वार किया था ना इंसान के ऊपर, वो हमदर्द बनने का वार था। सूरत अल आराफ में हम बड़ी तफसील से ये चीज पढ़ के आ चुके कि शैतान ने आदम अलैहिस्सलाम और हव्वा को जब जन्नत से निकलवाना चाहा, तो क्या कहा था कि अल्लाह का हुक्म तोड़ो, निकलो इस जन्नत से, दुनिया में जाओ। नहीं, इतना बेवकूफ वो नहीं है, बल्कि उसने क्या कहा था, इसको चख लो बस, कुछ भी तो नहीं होगा, देखना, इतनी बड़ी बात थोड़ी है, लो सब करते हैं, भला तुम करोगे तो क्या बड़ी बात होगी। और नतीजे में उसने आदम और हव्वा को अपने मुखलिस होने का यकीन दिला दिया। आयत नंबर 21 सूरत अल आराफ क्या कहता है, वकासमहुमा इन्नी लकुमा लमिनन नासिहीन, और उसने उन दोनों के लिए कसमें खाई और कहा कि बेशक मैं तुम दोनों का खैर ख्वाह हूं। फदल्लाहुमा बिगुरूर, फिर धोखे से उनको उतार लिया और दरख्त का फल चख लिया। तो इस तरह से शैतान फिर इंसानों के पास दोस्त बन के आता है, फिर ऐसे जुमले बुलवाता है, देखो ना अब तुम अपने आप को भी तो देखो, तुम अपने आप को देखो, क्या कहता है, वकालू ला तनफिरू फिल हर्री, और उन्होंने आपस में भी और मुसलमानों को जिहाद से रोकने के लिए कहा कि गर्मी में जिहाद के लिए ना निकलो, नहीं, देखो तुम्हारी सेहत खराब हो जाएगी, तुम्हें तो पता है कितनी जल्दी गर्मी लग जाती है, और फिर देखो अभी तो अभी बेहतर मौके का इंतजार करो, अभी तो देखो तुम्हें इतनी मुखालफत सहनी पड़ती है घर में, खाम खा क्या घर में झगड़े लें, देखो अभी तुम अपना काम करो थोड़ा थोड़ा, फिर कुछ अरसा गुजरेगा, तुम्हारा शौहर तुम्हारी तबलीग से बड़ा नेक शख्स बन जाएगा, फिर वो खुद तुम्हें साथ ले लेके जाएगा, फिर तुम अपना आप डिवोट करना अल्लाह के दीन के लिए। किसी के पास आता है, देखो ना अभी तो बच्चे छोटे हैं ना, अब भला बच्चों को पालना भी तो एक नेकी नहीं है, भला अपने बच्चों को छोड़ के तो बंदा इंसानों की खिदमत करने लग जाए। बुलवाता है, डिलेइंग टेक्टिक्स, ये जुमला लिख लें, शैतान नेकियों को डिले करवाता है, और फिर साथ ही साथ लीडरों के लिए बदगुमान कर देता है, देखो भला ये मौका जिहाद का, लो करना था जिहाद तो जरा ठंडे मौसम का इंतजार करते, अब भला इतनी गर्मी में हम निकल जाएं जिहाद करने। लो भला लो, उन रोमन से कोई हमने जीतना, यानी लीडर्स को आपका दुश्मन करार दिलवाता है और खुद आपका दोस्त बन के आता है कि देखो मैं जितना तुम्हारा दोस्त हूं इतना तो कोई और ही नहीं है। नतीजा क्या निकलता है कि इंसान उसको अपना वेल विशर समझने लगता है। यहाँ उसी जुमले की का तस्करा अल्लाह ने करा। देखिए कि ये जुमला इंसानी फितरत के करीब है ना, कि लोगों को नेकियों से दूर करवाना, ये कहना कि अभी मुनासिब वक्त का इंतजार करो। अल्लाह ने उनका जुमला नकल कर दिया कि ला तनफिरू फिल हर्री। हजरत इब्ने जरीर इब्ने अब्बास रजी अल्लाह तआला की रिवायत लाते हैं, कहते हैं कि अल्लाह के नबी ने लोगों को अपने हमराह उठ खड़े होने का हुक्म दिया। ये जमाना गर्मी का था। इस पर एक शख्स ने अर्ज की, ए अल्लाह के रसूल, सख्त गर्मी है, आपके लिए बाहर निकलना नाकाबले बर्दाश्त है, इस गर्मी में जिहाद को ना निकलिए। इस पर नाजिल हुआ, कुल नारु जहन्नम अशद्दु हर्रा। आप कह दीजिए कि जहन्नम की आग बहुत ज्यादा गर्म है, और तुमने तो अल्लाह के हुक्म की मुखालफत करके जहन्नम की आग को इख्तियार कर लिया। कितने चाहे लो, जो शख्स एक साथ की मशक्कत बर्दाश्त न कर सके, इसकी वजह से सख्त तरीन हमेशा की तकलीफ में पड़ जाए, क्या ये अक्लमंदी का सौदा है? ये तो ऐसी ही बात नहीं लगती कि कोई धूप से भागकर आग के शोलों की पनाह में आ जाए। आप देखिए अल्लाह ताला एंड पे क्या कहते हैं, लव कानू यफकहून, काश के ये समझते। क्या खूब होता कि इनको समझ आ जाती, किस बात की समझ आती कि जहन्नम की आग कैसी है, उसका ठिकाना कितना गर्म है। अगर इनको उस जहन्नम की हकीकत मालूम हो जाती तो एतात पर आराम को तरजीह देते, लेकिन जहन्नम को इख्तियार ना करते। कहते हैं कि जुद ने जब्बार बिन मनखर और इसके साथियों से जो बनी सलमा से थे कहा, गर्मी में जिहाद को ना निकलो। जुद जो थे उनको जिहाद की रग़बत ना थी, जिहाद की हक्कानियत में इसको शक था और अल्लाह के नबी के बारे में वो बदगुमानी फैलाना चाहता था, इसलिए गर्मी के बहाने से इसने लोगों को जिहाद से रोका। इस पर अल्लाह तआला ने आयत कुल नारु जहन्नम अशद्दु हर्रा नाजिल की। इसी तरह एक रिवायत इब्ने जरीर मोहम्मद बिन काब कुर्जी से लाते हैं, अल्लाह के नबी सख्त गर्मी में तबूक की तरफ जिहाद के लिए तशरीफ ले गए। इस पर बनी सलमा के एक शख्स ने कहा, गर्मी जिहाद को ना जाओ, गर्मी में जिहाद को ना जाओ। इसके रद में अल्लाह तआला ने कुल नारु जहन्नम अशद्दु हर्रा से लेकर लव कानू यफकहून तक बात की। इसी तरह और भी दलाइल हैं कि मुनाफिक ने कहा था कि गर्मी में ना निकलो, इस पर ये आयत नाजिल हुई। तो बात ये है कि गज़वे तबूक कल का हो या आज का हो, जब तक हम अल्लाह के दीन के लिए अपनी मनपसंद चीजों को छोड़ना नहीं चाहते, तब तक वो ईमान नहीं मिलता जो कुर्बानियां देके मिलता है। आज हमारे और सहाबे कराम के ईमान में यही फर्क है। हम सबसे पहले अपने ऊपर रहम खाने लगते हैं, सो बैड, इतने प्रॉब्लम है मेरे साथ, देखो जरा, और इस प्रॉब्लम में कोई बड़ी बात की जरूरत ही नहीं, छोटी बहुत है। अल्लाह ताला उम्मीद दे देता है ना बच्चे की, तो माँ को अपने ऊपर रहम आने आता है। देखो ना मुझे नींद आ रही है, देखो मुझे मॉर्निंग नौजिया है, मुझे ये मसला है, फिर अब क्या करें, अब छोड़ो ना, अब ये भी तो है, फिर कर लेंगे। चले कोई खैर से पाकिस्तान चला गया और वहां से आया, अब क्या, देखो इतना तो आगे निकल गए, अब आगे क्या मिले साथ कुरान के साथ। चलो नहीं लो, मैंने कुछ छोड़ना थोड़ी है, इनशाला अगला कोर्स शुरू होगा, शुरू से लूंगी, बिल्कुल ठीक करूंगी। जो ये सोच लेते हैं ना कि बिल्कुल ठीक करूंगी, वो कभी नहीं कर पाते। एक चीज छोटी सी मेरे दिल में थी जो अभी मेरी जुबान पे आ रही है, और आज वैसे 10वां पारा पूरा हो रहा है, जो मैंने सोचा हुआ था कि 10वें पारे के अख्तिताम पे एक छोटा सा पैगाम दूंगी आप लोगों को जो शुरू से जुड़े हुए। मैं इस पूरे सफर में इतनी हसीन यादों के अंदर जो छोटे छोटे जलते हुए अंगारे अपने दिल में महसूस कर रही थी ना, वो ये थे कि मुझे मिलने आते थे, जब मैं उनसे पूछती थी क्या करते हैं कब से हैं। उसमें से कुछ स्टूडेंट्स ऐसे थे, बहुत नहीं कुछ, जो ये कहते थे इतने पारों तक तो रेगुलर थे, टेस्ट भी देते थे, अब टेस्ट नहीं दे रहे। कोई कह रहा है सुन नहीं रहे, कोई कह रहा है ग्रुपिंग नहीं कर रहे। हाँ तफसीर हम पूरी सुनते हैं, यकीन करें मैं, अल्लाह का कलाम मेरे सामने है, मैं उनके इन जुमलों को अपने दिल पे जलते हुए अंगारों की तरह महसूस करती हूँ। वहां भी अगर लोग ना हो तो शायद मेरी आंखों में आंसू आ जाएं अपने उन स्टूडेंट्स की ये बातों को सुन के। इतनी मुझे तकलीफ होती थी, इतनी तकलीफ हुई मुझे लोगों के इन चंद जुमलों से कि जो उन्होंने अपनी मजबूरियों के जिमन में मेरे सामने रखे। किसी ने कहा कि पहले ऑनलाइन टेस्ट है तो हम देते थे, अब नहीं देते। मैं सोचती हूँ अगर हमारी जिंदगी में कोई तबूक आ जाए, खुदा ना खास्ता, हम कहाँ खड़े होंगे। कुछ साथियों ने कहा हम पाकिस्तान गए, फिर 2-3 माह लग गए, वापस आए तो पता ही नहीं वो ग्रुपिंग कहाँ गई, ग्रुप्स का ही पता नहीं। किसी ने कहा ग्रुप लीडर बदल गई है, किसी ने कहा मैं घर मूव कर गई। यकीन करें मैं कोई बदगुमान नहीं हूं, किसी के लिए लिए नहीं, बल्कि ऐसे लोगों के लिए और दिल से दुआएं हैं, और एक ही पैगाम है, अभी कुछ नहीं बिगड़ा। वहां भी यही एक आजजी का जुमला उनसे बोलती थी कि देखें अभी कुछ नहीं बदला, अभी कुछ नहीं बिगड़ा, अभी तो 10 पारे हुए हैं ना, अभी 20 पीछे हैं, वापिस आ जाएं। जहां से सुन रहे ना अब यहां से टेस्ट देने शुरू कर दें, जो रह गए 1-2 पारों के छुट्टियों में मेकअप कर ले, आहिस्ता आहिस्ता अल्लाह ने चाहा तफसीर आ जाएगी वेब पे, सुन ले और उसके टेस्ट देते जाए। मत इंतजार करें आखिरी दिन का, वो दिन हमारी जिंदगी का कभी नहीं आने का कि जब हम कहें कि 30 पारों का सफर हम 2-2.5 साल में करें और उसमें हमें कोई ना सताए, हम कहीं ना जाएं, हमारे घर कोई बच्चा पैदा ना हो, हमारे बच्चों की शादियां ना हो, हमारी अपनी शादियां ना हो। वो तो फिर कोई अजीब ही दुनिया होगी जहां ये सारे मामले ना हो। इसलिए पलट आइए, मत पीछे जाइए। देखिए बंदा एक कदम पीछे जाता है ना तो दूसरा खुद बहुत पीछे जाता है। मैं इसको यूं महसूस करती हूँ, आप अगर एक एक्टिविटी करें, अपनी शहादत की उंगली और बीच की जो सबसे बड़ी उंगली, उन दोनों को सीधा करें, बाकी सब जोड़े बंद करें और इनको खड़ा करें। मैंने भी इस वक्त किया हुआ है, ये देखें ये 2 मिली हुई उंगली है ना, अब इनको आहिस्ता आहिस्ता दूर करें। आप देखें नीचे जहां से जड़ है ना, दोनों उंगलियां निस्बतन करीब है, लेकिन आप चलते जाएं तो जहां आपकी पोरे है ना वहां डिस्टेंस बढ़ता जा रहा है, और ये अगर ये उंगलियां लंबी की जाएंगी ना तो इससे भी डिस्टेंस आगे जाएगा। बस इंसान एक मोड़ बदलता है ना, हल्का सा एग्जिट लेता है ना, फिर हर लम्हे वो उस हाईवे से दूर ही होता है। उसके लिए फिर नीचे से अब यू टर्न बनाना पड़ता है। तो हम सबके पास एक यू टर्न है, और अगर वाकई हमारे दिल में एक दूसरे के लिए मोहब्बत है ना, तो हमें से कोई नहीं चाहेगा कि हमारे उस्ताद हमारी इस चीज से तकलीफ महसूस करें। यकीन करें मैं अपनी जिंदगी में कोई गम महसूस नहीं करती, अल्हम्दुलिल्लाह। मामला जिंदगी चल के साथ चलते हैं, बहन भाई, रिश्तेदार, दुनियादारी, लेकिन मुझे किसी का गम गम नहीं लगता। दुआ करती हूँ अगर किसी की कोई तकलीफ सुनो, कोई बीमारी, मौत, गम, ऐसी चीजें, लेकिन मैं इस गम को महसूस कर रही हूँ, जिसको कहते हैं ना कि आपकी रूह पे, रूह के ऊपर कुछ धब्बे लग जाते हैं। मैं जब किसी को अल्लाह के दीन से पीछे हटता देखती हूँ ना किसी भी एंगल में, तो मुझे वाकई ऐसे लगता है कि मेरे अंदर एक छाला बन गया, यानी इसको छाले की कैफियत से शायद आप समझ सकें। आज थोड़ी सी चीज छोड़ेंगे, कल कहीं वो हमारे लिए हिदायत के रास्ते से पीछे जाने वाली चीज ना बन जाए। देखिए आज के दौर में माल की कमी नहीं है, इस्लाम के नाम पे आप चंद दिनों में लाखों जमा कर सकते हैं, बड़ी बड़ी बिल्डिंग्स खड़ी हो जाती हैं। आज एक कॉल देना कि बिल्डिंग की जरूरत है, यकीन करें मेरा ईमान है कि 1 महीने के अंदर एक बिल्डिंग खड़ी हो सकती है अल्लाह की तौफीक से। लेकिन इस वक्त अगर जरूरत है ना इस्लाम को, तो काम करने वाले इंसानों की जरूरत है, डिवोटेड लोग। اس لیے آج کے دور میں جو اپنا آپ وقف کر دے گا نا اللہ کے لیے اس کی قدر بڑی ہوگی، بڑی قدر ہوگی، یقین کریں. آپ دیکھتے ہیں کہ لوگ اپنے گھر ڈیووٹ کرتے ہیں، زمین کے ٹکڑے ڈیووٹ کیے ہوتے ہیں، قرآن پاک پہ لکھا ہوتا ہے یہ ڈیووٹیڈ ہے مسجد کے لیے، مسجد پراپرٹی ہے، یہ حرم کی پراپرٹی ہے، بہت ایسی چیزیں. لیکن ڈیووٹیڈ لوگ انگلیوں پہ گنے جاتے ہیں. جب تک دین ہمارے ہر فیصلے پہ اثر انداز نہ ہو تب تک ہم ڈیووٹیڈ نہیں ہیں. عام حالات میں دین کا کام کرنا بہت آسان ہے، آرام سے کر لیتے ہیں، اللہ توفیق دیتا ہے ہم کر لیتے ہیں. لیکن اصل امتحان ہے جب کوئی مسئلہ آتا ہے، جب تک ہماری زندگی کا ہر فیصلہ ہمارے دین کے کام کے تابع نہیں ہو جاتا نا، بات نہیں بنتی. بس ہم بچے اسکول جاتے ہیں نا، تو ہم کہیں جانا ہے، گھومنا ہے، بچوں کو لے کے جانا ہے، یا مہمان کو بلانا ہے، یا دعوت کرنی ہے، کس دن کرتے ہیں؟ چھٹی کے دن. پاکستان لوگ کیوں جا رہے ہیں آج کل زیادہ؟ چھٹیاں ہو گئیں، گویا کہ ہمارے فیصلے بچوں کے اسکولوں کے تابع ہو گئے نا. بس یہ ہے وہ چیز جو دین اور اللہ کے کام کے لیے جب تک نہیں آئے گی دین نہیں پھیلے گا، حالات نہیں بدلیں گے، مسلمان اسی طرح تڑپتے رہیں گے جب تک ہمارا یہ حال نہ ہو کہ ہم اپنے آپ کو اللہ کے سامنے پیش کر دیں. پہلے ٹوٹی ہوئی کرسیاں ہوتی تھیں دین کے نام پہ، اب شاندار عمارتیں ہیں. بڑا آسان ہے عمارتیں بنانا، ان کو آباد کرنا بڑا مشکل ہے. ہم ہارڈ ویئر بنا دیتے ہیں، سافٹ ویئر نہیں دیتے دین کو. اور سافٹ ویئر کون ہے؟ یہ ہمارا اپنا آپ ہے. جو اللہ کو دیتے ہیں نا اس کو مسلسل دیں، کنسسٹنسی. آپ کا تو آج موڈ نہیں رہا کام کرنے کا، لیکن اللہ کے دین کو تو آپ کی ضرورت ہے. اگر ہم اپنی خواہشات اور اپنی تمناؤں کو صرف اسی لیے پیچھے ڈال دیں کہ میں اس وقت نہیں کر سکتی لیکن اس کو تو ضرورت ہے، یہ ایسی جیسے آپ کسی کو ایک وقت کھانا دیتے ہیں نا، اور اس کو پتا ہے کہ آپ ہی بھیجیں گے کھانا اس کے گھر. کوئی غریب ہے، کوئی مسکین ہے، کوئی آپ کی ماسی ہے، کوئی بھی کوارٹر میں رہنے والا شخص ہے، آج آپ کا موڈ نہیں ہے اس کو کھانا دینے کا لیکن اس کو تو بھوک لگی ہے نا. آپ گھر میں پیٹس رکھتے ہیں، آج آپ کا دل نہیں کر رہا اس کو دودھ ڈالنے کو، اس غریب کو تو پیاس لگی ہے، اس کو تو بھوک لگی ہے. میرا حال ہے کوئی ماں یہ سوچ بھی نہیں سکتی کہ میں آج اپنے بچوں کو کھانا نہیں دے رہی، میرا موڈ نہیں ہے آج، میرا سونے کو دل ہے. ایک اندر سے ہوک اٹھتی ہے نا، ہائے میرا بچہ پیاسا ہے، ہائے میرا بچہ بھوکا ہے. یہی تڑپ جب تک اللہ کے دین اور اللہ کے بندوں کے لیے نہیں آتی دین نہیں پھیلے گا. یہ جو ہماری عام حالات کی کوششیں ہیں نا چھوٹی چھوٹی دین کی، یہ بھی رنگ لاتی ہیں، لیکن اصل رنگ دین میں کب آتا ہے؟ جب ہم اس کو ہر حال میں دیں گے. اب دیکھیے وہ لوگ جو بدر سے حنین تک گئے مگر تبوک سے پیچھے رہ گئے، تو اللہ ان سے راضی نہیں ہوا، ان کی پکڑ ہو گئی، تو ہمارا کیا بنے گا جو بات بات میں پیچھے ہونے کو تیار ہے؟ ہم کیوں اپنی نعمتوں کو آزمائش بنانا چاہتے ہیں؟ پھر بعض دفعہ دو نیکی کے کام اکٹھے آ جاتے ہیں، یعنی یہ بھی نیکی کا کام ہے، اس کے پیرلل ایک دوسرا نیکی کا کام دکھنے لگتا ہے. ایسے وقتوں میں بھی سوچا کریں کون سا کام ہے جو میرے سوا کوئی اور نہیں کر سکے گا، اور کون سا کام ہے جو میرے سوا کوئی اور کر سکتا ہے، کون سا کام ہے جو میں خود کرنے کی بجائے کسی کو پیسے دے کے کروا لوں گی، لیکن میں نے اللہ کا کام نہیں چھوڑنا، یہ میری کوالٹی ہے، اللہ نے مجھے یہ وصف دیا، یہ میں کروں گی، اور دوسرا کام میں دوسروں سے کراؤں گی. اللہ بندے کو حکمتیں بھی دے دیتا ہے. چھوٹی نیکی قبول کر کے بڑی نیکی کو چھوڑنا نہیں چاہیے، اور شیطان کی اٹموس کوشش ہوتی ہے کہ نیکی چھٹ جائے، چھوٹے نا تو پھر دوسرے سٹیپ پہ پھر وہ بڑی نیکی سے چھوٹی نیکی پہ لے آتا ہے. دین کا کام کوئی ٹائم بینگ کام نہیں ہے، یہ نہیں کہ اپنا حصہ ڈال کے آگے چل پڑے، چلو میرا حصہ ڈل گیا اس کھیتی میں، چل پڑے آگے. نہیں، یہ تو آخری دن تک کرنے کا کام ہے، یہ زندگی بھر کا کام ہے، یہ میراتھن ریس ہے، مسلسل چلنا ہے، بھاگتے ہی جانا ہے آگے سے آگے. جو مسلسل اس کام کو نہیں کرتے نا وہ پچھلا بھی ضائع کرتے ہیں. بس آپ ذرا سوچیں کہ ایک دو چار پانچ لوگ ریس میں بھاگ رہے ہیں, جو لوگ ریس سے ہارتے ہیں کیا وہ پیچھے کھڑے ہوتے ہیں شروع میں؟ نہیں, وہ چند فٹ سے پیچھے ہیں, وہ چند گز پیچھے ہیں, ہو سکتا ہے کوئی بیچ میں, لیکن جو ہی گیم اوور ہوتی ہے نا تو ان کے چلے ہوئے وہ سارے قدم ضائع ہو جاتے ہیں. کوئی یہ نہیں کہتا ہاں یہ بھی پیچھے رہے. ٹھیک ہے, نام ہو جاتا ہے کہ اتنے لوگوں نے پارٹیسپیٹ کیا, یہ سیکنڈ آئے, یہ تھرڈ آئے, لیکن جیتا یہ ایک ہے, نام اس کا چلتا ہے. اللہ کے پاس اسی کام کی قدر ہے جو مشکل حالات میں کیا جائے. لو کانو یفقہون, کاش یہ سمجھتے. لہذا اب کیا کریں؟ فَلْيَضْحَكُوا قَلِيلًا وَلْيَبْكُوا كَثِيرًا, بس یہ ہنسیں گے کم اور روئیں گے بہت. ایک ترجمہ اس کا یہ ہے, یعنی جب اللہ کے نبی کے ساتھ نہ جانے کی وجہ سے یہ خوش ہوئے تو دنیا میں کچھ یا تھوڑی مدت کے لیے تو ہنس لیں گے اور آخرت میں بہت روئیں گے. یہ ایک ترجمہ ہے. یہ میں نے کیوں کیا؟ تھوڑی سی گرامر کی بات ہے. اصل میں یہ امر کے صیغے ہیں, یضحکو اور یبکو, صیغہ امر ہے نا, اور چاہیے کہ روئیں زیادہ اور ہنسیں کم. ٹھیک ہے, لیکن یہاں امر بمانی خبر ہے. امر ہے حکم اور خبر کیا ہے؟ نیوز. اللہ تعالی خبر دے رہے ہیں کہ ان کے ساتھ ہوگا کیا, کہ دنیا کے چند دن خوشیاں منا لیں گے, فن کر لیں گے, ہنس لیں گے. تبوک میں نہیں گئے, ایک مہینہ انہوں نے عیش کی ہوگی نا, جو سفر میں لگا مسلمانوں کا, 15 دن آنے کے, جانے کے, کچھ دن وہاں لگا لو, چلو 2 مہینے لگا لیں بالفرض, انہوں نے 2 مہینے تو خوشیاں منا لی, ہنس لیا, لیکن اب دیکھنا آگے روتے ہی رہیں گے. دنیا میں ہنس رہے ہیں, کل کب جہنم میں ڈلیں گے تو روتے ہی رہیں گے. یہ ایک معنی ہے, یعنی امر کے صیغے کو خبر کے لیے پیش کیا کہ ان کے ان برے عملوں کی وجہ سے, بیما جزام بیما کانوا یکسبون, اس برے عمل کی وجہ سے ان کو جو آخرت میں رونا پڑے گا وہ بہت زیادہ ہے اور دنیا میں ہنسنا بہت تھوڑا ہے. کیونکہ منافقوں کو تو آخرت میں کم ہنسنا بھی نصیب نہیں ہوگا, اس لیے کم سے مراد پھر یہاں عدم ہے, قلت بمانی عدم, بالکل ہی نہیں روئیں گے. اسے مت سوچیں کہ منافق آخرت میں تھوڑا سا ہنس لیں گے, نہیں ہنسیں گے, بلکہ بالکل ہی ختم ہو جائے گی ہنسی. اسی طرح اس سے مراد پھر ایک امر کی بات بھی لے سکتے ہیں کہ چاہیے کہ ہنسیں تھوڑا اور کم ہنسیں, یعنی یہ حکم ہے. یعنی قلیلن اور کثیرن کا جو لفظ ہے, یہ دونوں لفظ ان کو اگر ہم مصدر کے طور پہ لیں گے, یعنی دہقن قلیلن اور بکان کثیرن, ایک معنی ان کا یہ ہے. ٹھیک ہے, اور دوسرا ہے ظرف کے معنوں میں, ظرفیت, یعنی زمانن قلیلن تھوڑی مدت, و زمانن کثیرن, اس کی بنیاد پر پھر یہ منصوب ہے. لیکن امر بمانی خبر ہے, اس کے اوپر چند روایتیں آپ کے سامنے رکھوں گی. ابن ابی حاتم نے فرمایا, ابن عباس رضی اللہ تعالیٰ عنہ نے فَلْيَضْحَكُوا قَلِيلًا کی تفسیر میں فرمایا, دنیا قلیل ہے, وہ یہاں جتنا چاہیں ہنس لیں, جب دنیا ختم ہو جائے گی تو اللہ کے پاس پہنچیں گے, تو ایسا رونا پڑے گا جو کبھی ختم نہ ہوگا, دوامی ہوگا, یعنی ہمیشہ رہنے والا ہوگا. اسی طرح ابن ماجہ, ابو یعلا, بیہقی اور حنات نے انس رضی اللہ عنہ کا قول نقل کیا. یہ کہتے ہیں کہ میں نے خود اللہ کے نبی صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا کہ دوزخیوں کے رونے کا ایک سیلاب چھوڑ دیا جائے گا, اتنا روئیں گے کہ آنسو ختم ہو جائیں گے, پھر خون کا گریہ ہوگا, پھر چہروں پر لمبے شگافوں اور خندقوں کی طرح زخموں کے نشان پڑ جائیں گے. یعنی جیسے بہت رونے سے آنسوؤں کی لائنیں بن جاتی ہیں نا بچوں کے چہروں پہ, پھر اوپر مٹی شٹی پڑتی ہے تو وہ واقعی دکھتی ہے دور سے, اس طرح جہنمیوں کے چہروں پہ گڑے پڑ جائیں گے رو رو کے. اتنے بڑے کہ اگر ان میں کشتیاں چھوڑ دی جائیں تو بہنے لگیں. اللہ اکبر. ڈے آف ججمنٹ کے جو عذاب ہے نا, ان میں سے ایک رونے کا عذاب ہے, اس کا ذکر ہے. حاکم نے صحیح سند سے عبداللہ بن قیس کا بیان نقل کیا کہ اللہ کے نبی نے فرمایا, دوزخی اتنا روئیں گے کہ اگر ان کے آنسوؤں میں کشتیاں چلائی جائیں تو چل جائیں, پھر وہ خون کے آنسو بہائیں گے. ابن ابی دنیا اور ضیاء نے زید بن رفیع کی مرفوع روایت, مرفوع ہوتی ہے جو اللہ کے نبی تک پہنچے, سے نقل کیا, دوزخ کی حالت اس طرح بیان کی کہ دوزخی جب دوزخ میں داخل ہو جائیں گے تو مدت تک آنسوؤں سے روتے رہیں گے, پھر مدت تک لہو کے آنسوؤں سے روئیں گے, یعنی خون نکلے گا. دوزخ کے فرشتے ان سے کہیں گے, اے بد نصیب گروہ, تم نے دنیا میں گناہ سے رونا چھوڑ دیا, آج تمہارا فریاد رس کون ہے؟ یعنی کون ہے جو آج تمہاری مدد کرے؟ دوزخی چیخیں گے, ہمارے باپ اور ماؤں اور بیٹوں اور بیٹیوں, پکاریں گے یہ, ہم قبروں سے پیاسے نکلے اور جب تک وہاں رہے پیاسے رہے اور اب بھی پیاسے ہیں, کچھ پانی ہماری طرف بھی بہا دو, اور جو نعمت اللہ نے تم کو عنایت فرمائی ہے اس میں سے کچھ ہم کو بھی دے دو. 40 برس تک یوں ہی چلاتے رہیں گے اور کوئی جواب دینے والا نہ ہوگا, پھر جواب ملے گا تو یہ ملے گا کہ تم کو یہی رہنا ہے, وہ پھر وہ ہر بھلائی سے نا امید ہو جائیں گے. اللہ اکبر. یہی اولاد اور یہی رشتے ہیں نا جو بعض دفعہ اللہ کے راستوں سے روک لیتے ہیں, یہی ماں باپ ہیں جو بعض دفعہ انسان کے لیے نیکی کا کام کرنا مشکل کر دیتے ہیں. کل انسان ان کو پکارے گا لیکن کوئی جواب نہیں دے گا. بہت ساری روایات سے زیادہ ہنسنے کی ممانعت ہے, زیادہ ہنسنا مکروہ ہے, ہنسنے کی زیادتی دل کو مردہ کر دیتی ہے. اور جو دنیا میں اللہ کے خوف سے جتنا روئے گا نا, اتنا آخرت میں اس کا رونا اس سے ساقط ہو جائے گا. حضرت انس کی ایک روایت, اللہ کے نبی نے فرمایا, جو کچھ میں جانتا ہوں اگر تم جانتے تو کم ہنستے اور زیادہ روتے. احمد, صحیح بخاری اور مسلم, ترمذی, نسائی اور ابن ماجہ میں یہ روایت ہے, بلکہ صحیح بخاری میں یہ روایت حضرت ابو ہریرہ سے ہے, اور اس میں حاکم نے اور ابو ذر سے زائد کیا کہ اور تم کو کھانا گوارا ہوتا نہ پینا, بلکہ ایک روایت میں آتا ہے کہ تم بسینا چھوڑ دیتے اگر تمہیں پتا چل جاتا کہ آخرت کے عذاب کتنے سخت ہیں. ایک روایت میں آتا ہے تم اپنے مردوں کو دفنانا چھوڑ دیتے اگر تمہیں آخرت کے عذابوں اور آخرت کے مرحلوں کا پتہ چلے. یہ جو لوگ بے فکری سے جی رہے ہیں نا, یہ تو ان کے لیے نعمت ہے. ایک دفعہ وہ آخرت, وہ قبر, وہ جہنم کی گرمی آنکھوں کے سامنے آ جائے, انسان برداشت نہیں کر سکتا. 3000 سال تک اللہ تعالیٰ نے جہنم کو جلایا. آپ پڑھ سکتے ہیں اقبال کیلانی صاحب کی کتاب جہنم کا بیان, اس میں آپ کو اتنی روایتیں ملیں گی کہ اصل میں وہ جہنم ہے کیا جس کو آج کھیل سمجھتے ہیں. یہاں ہم بات زیادہ رونے کی کریں گے. طبرانی, حاکم اور بیہقی نے ابو دردا سے یہ روایت نقل کی ہے, اللہ کے نبی نے فرمایا, جو کچھ میں جانتا ہوں اگر تم جانتے تو بہت روتے, کم ہنستے اور میدانوں میں نکل کر اللہ کے سامنے گڑ گڑ آتے. تم کو واقفیت نہ ہوتی کہ تمہاری نجات ہوگی یا نہ ہوگی. ہمیں ہے آج پتا؟ کون ہے ہم میں سے جو یہ جانتا ہے کہ اس کو اللہ نے جنت دے دی اور جہنم سے گزار دیا آسانی سے؟ کسی ایک گناہ پہ پکڑے گئے نا تو یہ ساری نیکیاں ہاتھ میں پکڑا دی جائیں گی, منہ دیکھتے رہ جائیں گے. ہوا کیا دنیا میں, کئی بار آپ نے ایسا تجربہ کیا ہوگا, پورے کانفیڈنس سے آپ جاتے ہیں لیکن عین وقت پہ پتا چلتا ہے کہ جو آپ نے سوچے تھے کاغذ وہ تو ہے ہی نہیں. آپ کو ایئرپورٹ سے واپس بھیج دیا جاتا ہے, جائیے یہ کاغذ ٹھیک نہیں, جائیے آپ کا وزن زیادہ ہے اس کو کم کر کے لائیں. ہونکوں کی طرح انسان دیکھتا ہے, یہ تو دنیا والے ہیں, ان کے مزاج کو تو ہم سمجھتے ہی ہوں گے, لیکن آخرت کے مرحلے کس نے دیکھے, कितनी गफलत है ना आज जिंदगी में, दुनिया में लोगों को एक ही स्लोगन दिया जा रहा है, फन ईट ड्रिंक बी मैरी, ऐश करो बाबर बैश कोश कि जहां दोबारा नीस। लेकिन हकीकत क्या है कि अगर हमारी निगाहों के सामने वो आखिरत आ जाए ना, यकीन करें हम रोते ही रहे, और इस रोने से फिर अंदर का गुबार निकले और हमें वो धुन छटती हुई दिखे जो हमारी आंखों के सामने इस दुनिया की पड़ गई, दीन के रास्ते की मुश्किलात की धुन छटने लगे। हाँ, इसी में काम करना है, इन्हीं मरहलों को अबूर करना है, और इस तरह दिल खुल जाए कि जैसे बारिश के बाद फिजा निखर जाती है। आप हेजिटेट करते हैं, आपको नेकी का कोई मौका मुयस्सर है, करूं कि ना करूं, क्या करूं। एक तरफ मसलहतें हैं, एक तरफ मुफादात हैं, एक तरफ हिकमत अमली है, लेकिन दूसरी तरफ दुखती हुई सिसकती हुई बिलकती हुई इंसानियत दिखती है। आप कहते हैं मैं इस काम को भी नहीं करता, कुछ साल कुछ महीने लेट कर लो, लेकिन अगले ही लम्हे आपके जमीर से आवाज आती है, आप तो एक साल में अपने हालात को ठीक पाएंगी, लेकिन अगर इस एक साल में कुछ लोग मर गए और उस बात को सुने बगैर मर गए, उसका कफारा कौन देगा। ये खुद कलामियां फिर इंसान को जीने नहीं देती, ये चीजें जो इंसान को अपनी जात से ऊपर उठाती हैं, फिर नफा और नुकसान की परवाह नहीं होती। ये अबू बकर जो घर का सामान ले आए थे, ये बात सीरा की किताबों में पढ़ के सुभान अल्लाह कहना या सुबहाना बड़ा आसान है। जब हम में से कोई अमली जिंदगी में इस पे माइल होता है ना, या इसके इस हालात से गुजरता है, फिर वो मुश्किल है। हम दूसरों का मुंह देखते रहते हैं, दूसरे हमारी मदद करें, हमारे पास अपने एसेट्स पड़े होते हैं जिनको किसी मुनासिब वक्त में काम आने की नीयत से रखा होता है। हाँ, बच्ची की शादी करेंगे, इसको बेच देंगे। हाँ, बड़ा घर लेना होगा तो उसको बेच देंगे, उस प्लॉट को, और ये ले लेंगे। कम ही हैं जो ये सोचें क्या हुआ अगर दीन के लिए हमारा माल खत्म हुआ, फलां चीज बेच देंगे, इसी मुश्किल दिन के लिए काम आ जाएगी। तक इस दर्जे पे अल्लाह के दीन को नहीं लेंगे, दीन नहीं फैलेगा। और आज दुनिया की लज्जतें पाके भी क्या मिला, अल्लाह की रजा को छोड़ के नाफरमानियों से जब दुनिया की चीजें लेते भी हैं, आखिरत में खुशी नहीं मिलती, अपने हाथों से ये चीजें छिन जाती हैं। अल्लाह के नबी सल्लम ने फरमाया, तुमको वाकफियत नहीं होगी होती कि तुम्हारी निजात होगी कि नहीं, किसको पता है, अल्लाह तो हमारा कोई अमल कबूल करके बस बचा ले, बस जन्नत के दरवाजे तक पहुंच जाए, आगे जो तो अपनी खुशी से दे दे दे दे, हम उस पे राजी है, लेकिन जहन्नुम से बचा ले, ये बड़ी गर्म जहन्नुम है, दुनिया की गर्मी बर्दाश्त नहीं होती। मैं कल इतनी शिद्दत से इस चीज को महसूस कर रही थी, और सहाबे कराम का ईमान तो देखिए, इतनी गर्मी में जा रहे हैं, आप देखिए कि हमारा सफर जरा सा ऐसी कम हो जाए, हम बेचैन होने लगते हैं, कब आएगी मंजिल, नरम गाड़ियां, हाथ में कोल्ड ड्रिंक्स हैं, सफर भी आसान, लेकिन जरा सी गर्मी आती है हम बर्दाश्त, हम छोड़ देते हैं इरादा, कहीं दर्स के लिए जाएं अगर वहां माहौल मुनासिब ना लगे, लोग कहते हैं क्यों आए सुनने, घर बैठ के सुन लेते अपने घर के आरामदेह माहौल में। क्या ईमान का दर्जा था सहाबे कराम का, 17 लोगों की इंतजारी, मुंह देखते होंगे, अभी एक गया, अब दूसरा उतरा, अब तीसरा उतरेगा, फिर कहीं जा के मेरी बारी आएगी और मैं इस गर्मी में इस सवारी पे जाऊंगा। हम गाड़ी में बैठते हैं ना तो कहते हैं जरा किसी ग्रोसरी स्टोर पे रोक लें, जरा स्नैक्स ले लें, ट्रेवल के स्नैक्स ले लें, हमारी खाने की बकेट्स और बास्केटें हमारी ट्रंक्स में पड़ी होती हैं, फिर हमारा मिजाज ठीक रहता है सफर में, और वो भी जाते हुए, वापसी पे जो इतने थके टूटे होते हैं, कोई गाड़ी में बैठे हुए उनसे बात नहीं करता, क्या करते होंगे, उनके हाथ में तो एक ड्रिंक भी नहीं था, आपको पता है कि ऊंटों की ओचरी पीनी पड़े, उसके अंदर का पानी पीना पड़ा, और कोई इस तरह ड्रिंक्स नहीं बन के पीते होंगे, एक एक सिप लेते होंगे, होंठों पे वरम आ गए, बबूल की छाल खाई उससे होंठों पे वरम आ गया, कोई नेगेटिव शेयरिंग नहीं, कोई नहीं बोला क्यों आए, किस लिए आए, किसकी बातों में आ गए, ना आगे के ना पीछे के, और आगे भी कोई अच्छी उम्मीद नहीं। हम सफर करते भी है ना लंबे लंबे सफर, ये सोच के देखना आगे खैर होगी, देखना आप जा रहे पता नहीं आगे क्या होगा, अगर आप सैर के लिए गए तो जस्सुस होता है, हाय क्या होगा, किसी को मिलने जाए तो मोहब्बत ठाठे मारती है दिल में, हाय क्या होगा, कितनी खुशी होगी, उनको बेचारों को क्या था, दुश्मनों से मुकाबले, उनको तो यकीन होगा कि वापस ही नहीं आएंगे, पता नहीं किसने वापस आना है किसने नहीं आना। इसके बावजूद जमे रहे, इसके बावजूद जमे रहे, और ऐसे जमने वालों से दुश्मन डरते हैं। ऐसे ही जमने वाले हैं जो दुश्मनों के कदमों को उखाड़ देते हैं। वहां जाके बैठे रहे, किसी को जरूरत नहीं हुई आने की कि कौन ऐसे जयालों से आए। वो सोच भी नहीं सकते थे ये सहराओं के सफर करके, पैदल चल चल के, भूखे प्यास से हमारा सामना करने आ जाएंगे। अल्लाह करे कि आज फिर वही ईमान पैदा हो, आज फिर हमारी आंखों से आंसू बहे इस बात पे कि अल्लाह हमारा वक्त पिघल रहा है, जिंदगी खत्म हो रही है। आज हमें एक नफ्सा नफ्सी का दौर है हम पे। हम तो सिर्फ एक वक्त के खाने को अगर डिले कर देना अपने घर में, तो हम कहते हैं बड़ी कुर्बानी कर रही हूँ। तुम्हें क्या पता मैं किन हालात में दीन का काम कर रही हूँ। तुम्हें पता है कल भी शौहर का मिजाज बदल गया था, देखो कल भी वो नाराज हो गए थे। क्या था कि वो रोटी ठंडी थी, गरम पका नहीं सकी, क्लास का वक्त हो गया। हम तो इस पे भी खुश होते हैं, ठीक है जो जिस दौर में जैसी भी नेकी करेगा अल्लाह उसकी कदर करेगा, लेकिन कुछ तो हो जो बेखतर कूदें, जो अपनी जवानियां लगाएं, जो अपने माल लगाएं, जो अपना वक्त लगाएं, जो अपने एफर्ट्स लगाएं। कोई तो हो जो अपना सारा घर अल्लाह के रास्ते में आज भी दे दे अबू बकर के लिए, कि अल्लाह अगर नबी बच गया तो सब बच जाएगा, अल्लाह तेरा दीन बचेगा हम भी बच जाएंगे, वरना जब दीन नहीं बचता ना तो फिर ये घरों के अंदर ही पकड़ आ जाती है, फिर वो भी नहीं बचते। अल्लाह अकबर। हाकिम ने एक सही सनद से अबू हुरैरा से रिवायत नकल की, अल्लाह के नबी ने फरमाया जो कुछ मैं जानता हूं, अगर तुम जानते तो ज्यादा रोते कम हंसते। निफाक जाहिर हो जाएगा, अमानत उठ जाएगी, रहमत सिमट ली जाएगी, यानी रहमत समेट ली जाएगी, अमानतदार पर खयानत की तोहमत लगाई जाएगी। अल्लाह अकबर। और जो अमानतदार ना होगा इसको अमीन करार दिया जाएगा। काली रात की तरह बड़े तारीख फितने तुम पर आ पड़ेंगे। एक और रिवायत इमाम बग़वी हजरत अनस की रिवायत से लाते हैं, कहते हैं मैंने खुद सुना अल्लाह के नबी फरमा रहे थे लोगों गिरिया करो यानी रो, अगर रोना ना आए तो रोनी शक्ल इख्तियार कर लो, क्योंकि दोस्ती दोजख में इतना रोएंगे कि इनके चेहरों पर आंसू छोटी नहरों की तरह बहेंगे, आखिर आंसू खत्म हो जाएंगे तो खून बहेगा यानी खून बहेगा और चश्मे फूट निकलेंगे, यहां तक कि अगर इनमें कश्तियां चलाई जाएं तो चल जाएं। और वो रिवायत भी सामने आ गई जो मैंने अभी आपको अपने हादसे से सुनाई थी, इमाम अहमद और तिरमिजी ने रिवायत नकल की, अल्लाह के नबी ने फरमाया जो कुछ मैं जानता हूँ अगर तुम जानते तो हंसते कम रोते ज्यादा, और बिस्तरों पर औरतों से लज्जत अंदोज ना होते, और मैदानों में निकलकर अल्लाह से जारी करते। और आपको बताया कि अल्लाह के रास्ते में रोने से मिलता क्या है, इसकी भी सुन लीजिए एक रिवायत। इब्ने माजा ने इब्ने मसूद रजी अल्लाह अन्हु से रिवायत किया, अल्लाह के नबी ने फरमाया जो मोमिन बंदा अल्लाह के खौफ से अपनी आंखों से आंसू निकालता है, ख्वाह वो आंसू मक्खी के सर के बराबर हो। सोचिए जरा, मक्खी, फिर मक्खी का सर, फिर आंसू निकलने से इसको दुख पहुंचता है तो अल्लाह ताला इसको दोजख पर हराम कर देता है। अल्लाह अकबर। अल्लाह ताला हमें अपने खौफ से रोने वाला बना दे। सूरत निसा आयत 56 में हमने देखा था कि जहन्नमियों की खाले गलेंगी, कुल्लमा नज़िजत जुलूदुहुम। सूरत कहफ आयत 29 में हमने जहन्नमियों का पानी को तलब करना देखा था, वहीं यस्तगीसु युगासु बिमा इनकल मुहल, तिलछट वाला पानी दिया जाएगा इनको। सूरत हज की आयत 19 से 20 में हमने देखा था कि युसब्बु मिन फौकि रुउसिहिम, उनके सरों के ऊपर खौलता हुआ पानी डाला जाएगा। तो फिर इसी से देख सकते हैं कि जहन्नुम कोई फनप्लेक्स तो नहीं, ये जो दहेका का लफ्ज है ना, मुंह खोलकर हंसने को कहते हैं कि दांत नजर आए, यानी खिलखिला के हंसना जिसको कहते हैं। अगर आज इस जिंदगी की कदर ना की तो कोई और जिंदगी नहीं मिलेगी कि आगे आप पढ़ेंगे, वो लोग जो यहां ना जाए जा सके, फिर उनको अगली जंगों में भी जाने से रोक लिया गया था। तो बात का खुलासा यही है कि एक मौका होता है जिंदगी में, जो बंदा उस मौके से फायदा उठाता है ना, उसकी जिंदगी में नेकियों के और मौके भी आने लगते हैं, और जो उससे फायदा नहीं उठाता, फिर अल्लाह ताला उसको नेकियों के मौके से महरूम कर लेता है। और वो लोग जो अल्लाह के मुकाबले में अपने आप को, अपने माल को ज्यादा महबूब रखते हैं, अपनी खूबसूरत तदबीरों से इसमें कामयाब हो जाते हैं ना कि वो मुसलमान भी बने रहें और इसके साथ इनकी जिंदगी और इनके माल को कोई खतरा भी ना हो, वो खुश तो बहुत होते हैं, अकलमंद समझते हैं। लेकिन इन लोगों को बेवकूफ कहते हैं जो अल्लाह की रजा की खातिर अपने आप को हलकान कर लेते हैं। लेकिन जरा सोचिए, ये कितनी नादानी है, ऐसा हंसना जिसका इंजाम रोने पर खत्म हो, क्या वो हंसना अकलमंदी है? ये होशियारी सबसे बड़ी नादानी है। ऐसा बंदा उस वक्त अफसोस करेगा जब वो जन्नत की लाइन से निकलवा के जहन्नम की लाइन में खड़ा कर दिया जाएगा। उस वक्त उसके पास कुछ भी नहीं होगा जो वो जन्नत की कीमत चुकाने के लिए दे, क्योंकि जन्नत की कीमत तो वो खुद था। और वो लोग जो अपना तहफ्फुज़ करके दीन के अंदर रहते हैं ना, ऐसे लोग अमूमन फिर शानदार जिंदगियां बसर करते हैं, इनकी बातें खूबसूरत होती हैं, लोग इनको पसंद करते हैं, मरूब होते हैं। लेकिन जब कभी मुसलमान मुआशरों में सख्त इम्तिहान का वक्त आता है ना, तो ऐसे लोग फिर लोगों की नजरों से गिर जाते हैं, कि लोगों को इनका निफाक खुलने लगता है। इन्हीं का जिक्र अब अगली आयतों में हम देखेंगे, जो फिर अगले पारे तक चलेगा, कि जब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पलट के आए तो उस वक्त लोगों का क्या हाल था। फरमाया, फिर रजअक अल्लाहु इला तौइफतिम मिनहुम फस्ताज़नूक लिलखुरूज फकुल लन तखरुजू मैया अबदा वलन तुकातिलू मैया अदुवा। अब जब अल्लाह ताला आपको मदीना में, यानी यहाँ रजा का किधर है, मदीना की तरफ लौटना, जब आपको अल्लाह ताला मदीना में लौटा कर इन मुनाफिकों के किसी गिरोह तक पहुंचा दे और वो आपसे आइंदा किसी और जिहाद में निकलने की इजाजत तलब करें, तो आप इनसे कह दें कि तुम लोग कभी मेरे साथ नहीं निकलोगे, ना मेरे साथ मिलकर किसी दुश्मन से लड़ोगे। क्यों? ये हमारी जुबान में ऐसे ही है कि सॉरी, अब आपकी सीट पे कोई और आ गया और वो अब आपसे अच्छा काम कर रहा है, इसलिए अब आप छुट्टी मनाएं। लोग अपनी जॉब से छुट्टी क्यों नहीं लेते? इसीलिए ना कि फिर दोबारा वो जॉब नहीं मिलेगी। और वाकई ऐसा होता है, इंसान एक लम्हे के लिए अपनी सीट खाली करता है ना, कुछ अरसे के बाद उसकी जगह बन जाती है। हम जो समझते हैं ना, हम बड़े लाजिम है और हमारे बगैर काम नहीं चलेगा, नहीं, काम चलता है। ये तभी हो रहा है आपसे कि आप कर रहे हैं। आज आप जरा आप निकलें अपने काम से और फिर देखिए, आपसे भी अच्छा इंसान आ जाएगा, और एक वक्त आएगा कि आप दोबारा आना भी चाहेंगे तो आपको मेहनत करनी पड़ेगी वापस आने के लिए। आपको अपने आप को फिर उसी सारी कोशिशों से गुजारना पड़ेगा जो इंसान को फिर अल्लाह के रास्ते में काम करने के लिए रिक्वायर्ड होती हैं। तो यहाँ ऐसे ही लोगों की खबर दी जा रही है कि ये बड़ा, ये मुश्किल जिहाद जब ये लोग ना कर सके, वहां से तो जान बचा ली, अब इसके बाद कोई और जिहाद का मौका आएगा जहाँ सफर भी करीब का होगा, जहाँ माले गनीमत मिलने की तमन्ना भी होगी, फतह के चांसेस होंगे, तो ये तो जरूर आएंगे कि जी हमें ले जाइए। तो फिर आप क्या कहेंगे कि सॉरी, अभी अवेलेबल नहीं है, नो वैकेंसी, अभी हमारे पास ओपनिंग्स नहीं है। इसकी वजह क्या है? क्या कहना है? इन्नकुम रदीतुम बिलकुउदी अव्वल मर्रा, तुमने पहली बार यानी तबूक के मौके पर बैठ रहने को पसंद किया, बस अब फकउदू माल खालिफीन, अब बस पीछे रह जाने वालों के साथ बैठे रहो। वो कौन थे? बीमार, हैंडीकैप, अपाहज, बच्चे और औरतें। یہ وہ لوگ ہیں جنہیں جہاد کی صلاحیت ہی نہیں، ان کو پتہ ہی نہیں جہاد کیسے کرتے ہیں، یہ کر ہی نہیں سکتے۔ ابن عباس رضی اللہ عنہ فرماتے ہیں، الخالفین سے مراد وہ لوگ ہیں جو بغیر عذر کے اپنے گھروں میں بیٹھے رہے، یعنی جہاد کو نہیں نکلے، یا مخالفین مراد، یعنی خالفین بمانی مخالفین، مخالف جو ہوتے وہ ہی نہیں جاتے نا، تو لہٰذا اب تم بیٹھے رہو۔ اس سے کیا پتہ چلا کہ جب ہم نیکی کا ایک موقع ضائع کر دیتے ہیں نا، تو پھر اگلا موقع خود ہی چلا جاتا ہے۔ دوسری بات اس سے پتہ چلتی ہے کہ بعض اوقات نیکی کے کچھ ایسے مواقع ہماری زندگی میں آ جاتے ہیں کہ جن کو کرنا گو کہ مشکل ہوتا ہے، لیکن بعد میں آسان وقت معاملات کو کرنا پھر ہمارے لیے اس کی دلیل بن جاتا ہے، تو لہذا اب تم نہیں جا سکتے۔ اور اس کے بعد پھر وہی بات جس کا تذکرہ پیچھے ہو چکا، کیا صلی علی احد منہم مات ابدم ولا تقم علی قبریہ، کیوں؟ اس لیے کہ انہم کفروا باللہ ورسولہ وماتوا وہم فاسقون، اور ان میں سے کوئی مر جائے تو اس کے لیے کبھی دعا نہ کرو اور نہ اس کی قبر پر کھڑے ہو، یعنی نہ دفن کے لیے نہ زیارت کے لیے۔ کیوں؟ وجہ اس لیے کہ انہوں نے اللہ اور اس کے رسول کا انکار کیا اور کفر ہی کی حالت پہ مارے گئے، اور کفر ہی کی حالت میں مر گئے، اور یہ فاسق تھے، نافرمان تھے۔ یہ ہیں وہ آیتیں جو عبداللہ بن ابی کی وفات کے موقع پہ ہوئیں۔ چند روایتیں آپ کے سامنے رکھوں گی جن سے آپ ان آیتوں کو سمجھ سکیں گے انشاءاللہ تعالی۔ پیچھے ہم آیت 80 میں یہ تذکرہ پڑھ چکے کہ عبداللہ بن ابی کا انتقال ہوا۔ آپ اس شخص کی بھی ایک عجیب کہانی ذہن میں رکھیے گا۔ غزوہ بدر مسلمانوں کی پہلی جنگ تھی، اور بدر کے بعد یہ مسلمان ہوا، مسلمان ہوا غزوہ بدر کے بعد، کیونکہ اس کے دل میں دھاک بیٹھی اسلام کی، اور اس کو پتا چلا کہ میں مسلمانوں کو نقصان مسلمان بن کے زیادہ دے سکتا ہوں بجائے اس کے باہر رہوں۔ ہر موقع پہ یہ پیچھے رہا، پہلے ہی موقع غزوہ احد کا ہوا تو پیچھے رہ گیا، 300 لوگوں کو ساتھ توڑ دیا، چلو ختم۔ ہر جنگ میں یہ ناسور بن کے مسلمانوں کے ساتھ رہا، حتیٰ کہ غزوہ تبوک کے بعد اس کا انتقال ہوا۔ کتنی لمبی مہلت دی اللہ نے اس کو، کسی لمحے توبہ کر لے، کسی وقت یہ آ جائے، لیکن فرمایا کہ یہ نہیں آیا۔ اب اس کی موت کا وقت ہے کہ جب نبی صلی اللہ علیہ وسلم تبوک سے واپس آئے تو اس کے پھر کچھ عرصے کے بعد عبداللہ بن ابی کا انتقال ہوا۔ صحیح بخاری کی روایت ابن عباس رضی اللہ تعالیٰ عنہ سے، جب عبداللہ بن ابی کا انتقال ہوا تو اللہ کے نبی کو اس کے جنازے کی نماز پڑھنے کی دعوت دی گئی۔ حضرت عمر نے گنتی کر کے بتایا کہ عبداللہ بن ابی نے فلاں دن یہ باتیں کہیں، فلاں دن یہ باتیں کہیں، یعنی ان کو تو یاد تھے نا اس کے سارے شوشے۔ حضرت عائشہ پہ الزام اس نے لگوایا، غزوہ بن مستلق کے بعد نبی صلی اللہ علیہ وسلم کی شان میں اس نے غلط کلمات بولے، غزوہ خیبر میں یہ پیچھے تھا، غزوہ بنو نذیر میں یہ پیچھے تھا، غزوہ بنو قریظہ میں یہ پیچھے تھا۔ تو حضرت عمر نے گن گن کے بتایا اللہ کے نبی یہ منافق تھا۔ اللہ کے نبی نے فرمایا، مجھے استغفار کرنے اور نہ کرنے کا اختیار دیا گیا ہے، لہٰذا میں نے اسی میں نے اس کے لیے استغفار کرنے کو اختیار کیا، اور اگر مجھے معلوم ہوتا کہ 70 بار سے زائد میری دعا کرنے سے اس کی مغفرت ہو جائے گی تو میں 70 سے زائد بار اس کی مغفرت کی دعا کرتا۔ غرض، آپ نے عبداللہ کے جنازے کی نماز پڑھی، پھر نماز سے واپسی کے بعد ذرا تعکف نہیں کیا تھا، یعنی تھوڑا ہی وقت گزرا کہ سورت برات کی دو آیتیں نازل ہوئیں۔ یعنی یہ جو آیتیں اب ہم پڑھ رہے ہیں نا، ولا تصلی، یہاں حکم آ گیا نا، نہیں ہے یہ، اب نہیں پڑھیں گے۔ پچھلی آیتیں کیا تھی، کر لیں تو آپ کی مرضی ہے، 70 بار بھی کریں گے ہم معاف نہیں کریں گے، لیکن جب یہ پڑھ لیا اس کے بعد یہ آیتیں نازل ہو گئیں کہ اب ایسا نہیں کیا جائے گا۔ اسی طرح صحیح بخاری میں روایت ہے جابر بن عبداللہ سے کہ حضرت نبی صلی اللہ علیہ وسلم عبداللہ کے جنازے پر اس وقت پہنچے جب کہ اس کو قبر کے گھڑے میں داخل کیا جا چکا تھا. آپ نے جنازہ باہر نکالا اور اپنے زانو پر اس کے سر کو رکھ کر, اللہ اکبر, یعنی یہ جو ران ہوتی ہے نا وہاں اس کا سر رکھا, اپنا لعاب دہن اس کے منہ میں ڈالا اور اپنا کرتا اس کو پہنایا. اسی طرح صحیح بخاری میں ابن عمر کی ایک روایت ہے, بلکہ صحیح بخاری اور مسلم دونوں میں, عبداللہ بن ابی کے بیٹے عبداللہ نیک مخلص لوگوں میں سے تھے. انہوں نے اپنے باپ کے مرض موت میں اللہ کے نبی سے باپ کے لیے دعائے مغفرت کرنے کی درخواست کی. اللہ کے نبی نے دعا کر دی, اس پر یہ آیت اتری. اسی طرح حاکم نے صحیح سند سے اور دلائل میں بیہقی نے اسامہ بن زید سے ایک روایت نقل کی کہ مرض الموت کی حالت میں ابن ابی یعنی عبداللہ بن ابی نے اللہ کے نبی صلی اللہ علیہ وسلم, عبداللہ بن ابی کا بیٹا جو تھا یعنی ابن ابی نے اللہ کے نبی کو بلوا کر درخواست کی کہ آپ میرے لیے دعائے مغفرت کر دیں اور اپنے اس کپڑے کا مجھے کفن دلوا دیجئے جو آپ کے بدن سے لگا ہوا ہو اور نماز جنازہ پڑھ دیجئے. چنانچہ اس کے انتقال کے بعد کفن دینے کی, اچھا یہ روایت میں دوبارہ پڑھتی ہوں, میں نے تھوڑا سا مس انڈرسٹوڈ کیا تھا, یعنی اس کو اپنے لفظوں میں بتاتی ہوں. سند سے اور بیہقی میں حضرت اسامہ بن زید کی روایت ہے کہ جب عبداللہ بن ابی کی موت کا وقت قریب تھا اس نے اللہ کے نبی کو بلوایا, کہا میرے لیے دعائے مغفرت کرے اور اپنے کپڑے کا مجھے کفن دلوائیں جو آپ کے بدن سے لگا ہے, یعنی اس کی برکت سے پھر مجھے فائدہ ہو, اور میری نماز جنازہ پڑھیے. اس لیے انتقال کے بعد کفن دینے کے لیے اللہ کے نبی نے اپنا کرتا عنایت فرمایا اور نماز پڑھنے کھڑے ہوئے تھے کہ یہ آیت نازل ہوئی. اللہ اکبر. آپ کو پتہ ہے کہ اللہ کے نبی نے ان کو جو کرتا دیا تھا وہ کیوں دیا تھا؟ یہ ایک احسان تھا آپ اس کا آپ کے اوپر, اس کا بدلہ تھا. صحیح بخاری میں جابر کی روایت سے کہ بدر کے دن جب قیدیوں میں نبی صلی اللہ علیہ وسلم کے چچا عباس آئے تو اس وقت ان کے بدن پر کرتا نہیں تھا اور بہت چوڑے تھے, اونچے لمبے تھے, کسی کا کرتا آپ کے جسم پہ پورا نہیں آیا. اس وقت عبداللہ بن ابی کا کرتا حضرت عباس کو پورا آیا, تو وہی آپ نے ان کو پہنایا. اس کے بدلے میں آپ نے اپنا کرتا عبداللہ بن ابی کو پہنایا اور اس کا کفن دیا. امام بغوی کہتے ہیں کہ اللہ کے نبی نے عبداللہ بن ابی سے اس کے مرنے کے بعد جو سلوک کیا, یعنی قمیض مبارک اس کو پہنایا اور اس کی جنازے کی نماز پڑھی, اس کے متعلق صحابہ نے آپ سے کچھ کلام کیا, یعنی مؤدبانہ شکایت کی کہ آپ ایسا کیوں کر رہے ہیں, تو آپ نے فرمایا, یہ بات بڑے غور سے سننے کی ہے, کیا آپ نے فرمایا, میرا کرتا اور میری نماز, یعنی جو میں نے اس کے نماز جنازہ پڑھی, اللہ کے عذاب سے اس کو نہیں بچا سکے گی. خدا کی قسم میری خواہش تو یہ تھی کہ اس کی وجہ سے اس کی قوم کے 1,000 آدمی مسلمان ہو جاتے. راوی کا بیان ہے کہ ابن ابی کی قوم والوں نے جب دیکھا کہ اللہ کے نبی کی قمیض کے تب اللہ کے نبی کے قمیض سے اس نے تبرک حاصل کیا تو 1,000 آدمی مسلمان ہو گئے. اور امام بغوی کہتے ہیں کہ اس آیت کے نازل ہونے کے بعد اللہ کے نبی نے کسی منافق کی نماز نہیں پڑھی اور وقت وفات تک کسی منافق کی قبر پر دعا کے لیے کھڑے نہیں ہوئے. اللہ اکبر. چلیے, یہ تو تھا عبداللہ بن ابی. آج کے عبداللہ نام رکھنے والوں اور باقیوں کو بھی دیکھ لیتے ہیں. آج مسلمانوں نے کفن کے ساتھ کیا کیا بدعت ڈال دی. زمزم میں بھگو دو تاکہ اس بھیگے ہوئے کفن سے آپ کی نجات ہو جائے. بعض لوگ خانہ کعبہ کے غلاف کا ٹکڑا لاتے ہیں, اس کو قبر پہ رکھتے ہیں. دوسری بدعت. تیسری بدعت, مرنے والے پر کلمہ لکھی ہوئی چادریں ڈالتے ہیں. تو پھر یہ واقعہ کافی اس بات کے لیے کہ اگر عبداللہ کو اللہ کے نبی کا کرتا نہیں بچا سکا تو پھر آج کیا ہوگا. اللہ تعالیٰ نے منع کر دیا, نہ نماز پڑھے, لا تصل نہ پڑھے اور نہ لا تقم, یعنی نہ کفن دفن میں شامل ہوں اور نہ بعد میں دعا کے لیے. یہاں پہ رکتے ہیں. اللہ اکبر. فرح المخلفون بمقعدهم خلاف رسول الله وكرهوا أن يجاهدوا بأموالهم وأنفسهم في سبيل الله وقالوا لَا تَنْفِرُوا فِي الْحَرُّ قُلْ نَارُ جَهَنَّمَ أَشَدُّ حَرًّا لَوْ كَانُوا يَفْقَهُونَ فَلْيَضْحَكُوا قَلِيلًا وَلْيَبْكُوا كَثِيرًا جَزَاءً بِمَا كَانُوا يَكْسِبُونَ فإن رجعك الله إلى طائفة منهم فاستأذنوك للخروج فقل لن تخرجوا معي أبدا ولن تقاتلوا معي عدوا إنكم رضيتم بالقعود أول مرة فاقعدوا مع الخالفين ولا تولي على أحد منهم مات أبدا ولا تقم على قبره إنهم كفروا بالله ورسوله وماتوا وهم فاسقون ولا تعجبك أموالهم وأولادهم إنما يريد الله أن يعذبهم بها في الدنيا وتزهق أنفسهم وهم كافرون. फिर कंटिन्यू करते हैं हम अब आगे हम देखेंगे जी आयत नंबर 85 से देखेंगे وَلَا تُعْجِبْكَ أَمْوَالُهُمْ وَأَوْلَادُهُمْ إِنَّمَا يُرِيدُ اللَّهُ أَنْ يُعَذِّبَهُمْ بِهَا فِي الدُّنْيَا وَتَزْهَقَ أَنفُسُهُمْ وَهُمْ كَافِرُونَ اور ان کی اموال اور اولاد آپ کو تعجب میں نہ ڈالیں اللہ کو صرف یہ منظور ہے کہ ان چیزوں کی وجہ سے دنیا میں بھی ان کو گرفتار عذاب رکھے اور ان کا دم حالت کفر ہی میں نکل جائے پیچھے چونکہ منافقین کی بات تھی اور منافق اپنے دنیا پرستانہ طریقوں کی وجہ سے اپنے آس پاس دنیا کا ساز و سامان کثرت سے جمع کر لیتا ہے اسی طرح اس کے پاس لوگوں کی بھیڑ بھی دکھتی ہے وہ لوگ جو سطحی سوچ کے مالک ہوتے ہیں وہ ان چیزوں سے معروف ہوتے ہیں لیکن وہ لوگ جو گہری نگاہ رکھنے والے ہیں وہ ان کی ظاہری چمک دمک سے کوئی متاثر نہیں ہوتے بلکہ ایسی چیزیں جو اللہ کی نافرمانیوں کے باوجود ان کو ملتی ہیں اس کو عبرت کی نگاہ سے دیکھتے ہیں خاص طور پہ یہ چیزیں جب اللہ کے راستے میں آگے بڑھنے سے رکاوٹ بن جائیں تو یہ ایک آزمائش بن جاتی ہیں اللہ کی نعمت ہے مال دولت خوشحالی آسودگی لیکن جب یہ چیزیں اللہ کے حکموں کی تعمیل میں انسان کو رکاوٹ محسوس ہونے لگیں تو یہ فتنے اور عذاب کا سبب بنتی ہیں اب وہ لوگ جن کے دلوں میں پہلے سے نفاق کا مرض تھا دوسرے عیش و آرام کی زندگی بھی میسر ہو گئی تو جہاد میں مال و دولت کا خرچ کرنا اور سفر کی مشکلات طے کرنا کیسے گوارا ہو سکتا تھا ایسے ہی لوگوں کو اللہ تعالیٰ نے یہ کہا کہ یہ جن مالوں اور جن دنیا کی چیزوں کے لیے اللہ کے راستے کو چھوڑتے ہیں یہ چیزیں کل ان کے کام نہیں آئیں گی بلکہ کیا یرید اللہ ان یعذبہم بہا اللہ کا تو ارادہ کیا ہے کہ اسی کے ذریعے سے ان کو دنیا میں تکلیف دے کیسے تکلیف دے جس طرح ایک مومن انسان کے لیے اولاد کا دین سے دور ہونا تکلیف کا رنج کا سبب ہوتا ہے اسی طرح وہ لوگ جو خود دین سے دور ہوتے ہیں ان کا اپنی اولادوں کو دین کی طرف آتا دیکھنا تکلیف کا سبب ہوتا ہے اندیشے اٹھتے ہیں دلوں میں وسوسے آنے لگتے ہیں کیا ہے اب پتہ نہیں رشتہ کہاں ہوگا یہ تو زیادہ ہی مولوی بن گیا اور یہ دیکھو اس عمر میں اس نے اپنے حلیے کو کیا کر لیا ہے कौन सा लड़का इसको पसंद करेगा, इस किस्म के हॉल उनके दिलों से जो उठते हैं। और हकीकत ये है कि यहाँ चूंकि बात अब्दुल्ला बिन उबई और उसके बेटे के नाते से है, तो वो बेटा जो दीन पे था, नेकी पे था, बाप को उसकी नेकियों में कुछ भी हिस्सा नहीं मिलेगा। एक तरफ तो आप देखिए कि औलाद की नेकियां माँ बाप के दामन में जाती हैं, कब, जब माँ बाप के पास कुछ खुद भी नेकी हो। जब माँ बाप के पास कोई खुद नेकी होगी तो माँ बच्चों की नेकियां भी उनको फायदा देंगी, लेकिन जब माँ बाप खुद दीन और ईमान से दूर हों तो फिर उसमें क्या होगा कि उनको फायदा नहीं दिया जाएगा। तो दुनिया में इनके जरिए से अजाब देना क्या है कि दुनिया में ये चीजें इनकी खुशी का सबब नहीं रहती। इतनी बड़ी हकीकत है ना इस आयत में कि जिसको अगर दिल की निगाहों से इंसान देख ले तो वाकई फिर इस दुनिया की रही सही कशिश जो है वो भी दिल से निकल जाती है। बस आप देखिए कि वो चीजें जिनको पाने के लिए इंसान अल्लाह के दीन या उसके काम या उसके रास्ते को छोड़ता है, ये चीजें खुशी कहाँ देती हैं। आज औलादों की जो हालत है, खास तौर पे यहाँ आप कुफर और मुनाफिक के साथ अगर इसको जोड़े, तो वो लोग जो दीन से दूर हैं, चाहे रस्मी तौर पे या रिवाजी तौर पे या रिवायती तौर पे, आज उनकी औलादें उनके लिए खुशी का सबब नहीं रही। वो औलादें जिनकी दुनिया बनाने के लिए माँ बाप ने एक रात दिन एक कर दिया, आज वो औलादें माँ बाप के लिए खुशी का सबब नहीं बनी। उन्होंने सोचा था कि हम इनको खुश कर लेंगे, अल्लाह नाराज होता है तो हो। कई मकामात ऐसे आते हैं कि इंसान सिर्फ औलाद की खातिर रिस्के हराम का इख्तमाम भी कर लेता है, ये सोच के कि बच्चों को अच्छा पढ़ाना लिखाना है और इनकी खिदमत करनी है और कल ये बड़े होंगे और हमें इससे फायदा मिलेगा। नहीं, युअज़्ज़िबहुम बिहा, यहाँ छोटा लफ्ज नहीं है, अजाब का लफ्ज है। ये दुनिया के अजाब है। हम औलादों को रब से काटते हैं, औलादें हमसे कट जाती हैं। इसी तरह दूसरा इसका तनाजर भी हमने देखा कि जब खुद वो मुनाफ़कत पे थे तो बच्चों की नेकी उनके दिल को जलाने का सबब बनी। मसलन अबू जहल, उसका बेटा हजरत इकरमा रजी अल्लाह अन्हो सच्चे और मुखलिस सहाबी बने। अब क्या अबू जहल को इकरमा की नेकियां फायदा देंगी? हरगिज नहीं देंगी। क्या अब्दुल्ला बिन उबई को उनके मुखलिस बेटे अब्दुल्ला की नेकियां फायदा देंगी? हरगिज नहीं देंगी। कितनी बड़ी इबरत की बात है। वो माँ बाप जो आज बच्चों को हाफिज बना दें, आलिम बना दें, लेकिन अपने अंदर कोई क्वालिफिकेशन ना हो, तो क्या वो औलादों के काम उनके काम आएंगे? हरगिज नहीं आएंगे। दुनिया में इंसान की नजर माल और औलाद पर लगी रहती है और किसी का दिल नहीं चाहता कि इसको छोड़ दे, तो अल्लाह ताला ने ये बता दिया कि देखो ये काम नहीं आएंगी। वतज़हक़ अन्फुसुहुम वहुम काफिरून, देखो मौत का वक्त आ जाएगा, इनकार की मौत पे मरोगे, नशुक्री की मौत आ जाएगी और तुम इन चीजों से अपने आप को आजाद नहीं कर पा रहे, तो कल ये चीजें तुम्हारे काम नहीं आएंगी। अगर तुमने खुद अपनी जिंदगी में कोई अल्लाह के दीन का काम ना किया और अपनी औलादों को अल्लाह के दीन से ना जोड़ा। इसके बाद वाली आयतों में मुनाफिकीन की कुछ आदात का जिक्र है। हकीकत यह है कि इंसान का असल जो है उसके आमाल से दिखता है। आमाल जो होते हैं ना, ये इंसान का के इंजाम का आईना है। यहां मुनाफिकीन के कुछ रवैये थे जिससे साबित होता था कि उनके दिल खोटे हैं। क्या? वह इजा उन्जिलत सूरतुन, और जब भी कोई नाजिल की जाती है सूरत, यानी कुरान पाक में कोई सूरत या सूरत का कोई हिस्सा, हुक्म मुराद है यहाँ, क्या होता है उसमें? हुक्म क्या होता है? अन आमिनू बिल्ला, अल्लाह पर ईमान लाओ, यानी अल्लाह के रसूल के हुक्म जिहाद की तामील करो, ये है ईमान लाना। व जाहिदू मा रसूल ही, और जिहाद करो रसूल के साथ मिलकर। यहाँ देखिए अकेले जिहाद की बात नहीं की, क्योंकि जिहाद होता ही अमीर के साथ है अगर आप उसको किताल के मानों में ले रहे हैं तो, और अगर इससे आप जिहाद बिसई बिल कलम या जिहाद तबलीग वाला कहते हैं तो उसमें भी इस लफ्ज से आपको एक टीम वर्क की और एक नज्म की कैफियत दिखेगी कि हर बंदा अपने मुंह से उठ के कोई दीन का काम करेगा तो उसमें वो खैर और बरकत नहीं होगी जो दूसरों को साथ लेके चलने से होगी। होता क्या है इस ताजना का, इजन मांगते हैं आपसे, हमजा जाल नून, इजन कहते हैं इजाजत को, और अलिफ सीन ता लग गई तो तलब आ गई, यानी आपसे इजाजत तलब करते हैं। किस चीज की इजाजत है कि हम शरीक ना हो, ये छुट्टी मांगना है, आप इसको नीचे लिख लें एप्लीकेशन, वी कैंट गो, हम नहीं जा सकते, हमारी मजबूरी है, उजर है। और मांगते कौन है इजाजत, ओलो तौली मिनहुम, तौल वाले, दौलत वाले। तौल का लफ्ज बहुत सारे मानों में आ जाता है, यानी इसमें बहुत सारी चीजें कवर होती हैं कि जिनको अल्लाह ताला ने माल दिया, दौलत दी। तूल से है, तूल से लंबे, वुस्सत वाले, साहिबे हैसियत लोग, मालदार लोग, वो सारे इसी में आते हैं। अब ये लोग आपके पास आके क्या कहते हैं कि हमें छोड़ दो, वकालू जरना, हमें छोड़ दीजिए, इजाजत दे दीजिए, प्लीज, बुरा ना मानिएगा, देखिए दिल ना खराब कीजिएगा, बस आप माइंड ना करें, बस मुझे तो आपका ही फिक्र है। हाँ, हम क्या करें, नकुम माल कायदीन, हम तो बस उनके साथ बैठ जाएं जो किसी उजर की वजह से घरों में बैठे हैं। कायद की जमा कायदीन, यानी जिनको किसी उजर ने रोका हुआ है वो बैठ जाएं, हम भी उनके साथ बैठ जाएं। देखिए दीन के काम से पीछे रहने वालों की दो सूरतें होती हैं, एक वो हैं जो किसी उजर से बैठते हैं और एक वो होते हैं जो किसी बहाने से बैठते हैं। उजर से बैठने वालों के लिए तो हाल ये है कि अगर किसी वजह से वो नहीं भी जा सके तो अल्लाह ताला उनको अजर देगा, आगे आप आयतों में पढ़ेंगे इसका भी बयान आएगा। लेकिन वो लोग जो बगैर उजर के बैठ जाते हैं ना, उनका बैठना जो है अल्लाह को पसंद नहीं, अल्लाह ताला इस पे कमेंट देते हैं, रदू भी यही यकून उमाल खवालिफी, इन्हें पीछे रहने वाली औरतों के साथ रहने को पसंद है, यानी इन्होंने अपने लिए औरतों के साथ पीछे रहना पसंद किया। मैं जब यहाँ आती हूँ ना, ये खवालिफ कहते हैं उन औरतों को जो मर्दों के जाने के बाद अपने घरों में रही थी। खवालिफ खालिफतुन की जमा है। इसी तरह खालिफा कहते हैं बेकार बेनफा आदमियों को। अरबी एक मुहावरा है, मुहावरे में क्या कहा जाता है, फुलानुन खालिफतु कौमी, फुलान शख्स अपनी कौम में निचले दर्जे का है, यानी बेकार है, नाकारा है, खोटा सिक्का जिसको कहेंगे आप, यानी ये तो नाकारा लोगों के साथ रहने को पसंद कर रहा है। हमारी जुबान में भी एक मुहावरा बोलते हैं, चूड़ियां पहनना, कोई मर्द बड़ा बुजदिल सा ना तो लोग कहते हैं ये लो तुम भी फिर औरतों की तरह चूड़ियां पहन लो। ऐसी ही कैफियत कुछ यहाँ भी दिखती है कि देखो हैं अच्छे भले, चौड़े चकले, हट्टे कट्टे, लेकिन जहां दीन का कोई मौका आता है तो अपने आप को पीछे कर लेते हैं। ऐसे लोग जो हैं वो पीछे रहने वाले हैं, इनकी ये कोशिशें, इनको तो लगता है कि हम कामयाब हो गए, अल्लाह के नबी ने क्या कहना था, अच्छा भाई अल्लाह आप पे रहम करिए, होगी मजबूरी, लेकिन असल ये इनका दीन से, जिहाद से पीछे रहना क्या है, व तू भी आला कुलूबिहिम, इनके दिलों पर मोहर कर दी गई, अल्लाह ने इनके दिलों पर मोहर लगा दी, जिसकी वजह से अब इनको भलाइयों की खूबी और बुराइयों की खराबी समझ नहीं आती, अपना नफा नुकसान ही नहीं पहचान पा रहे, इनको पता ही नहीं कि ठीक क्या है और गलत क्या है। फहम ला यफकहून, पस वो नहीं समझते, क्या नहीं समझते, पहली बात ये नहीं समझते कि रसूल की मुवाफकत में कितनी खुश नसीबी है। चले जंग तो बाद में होती ना, जो लोग साथ गए उनको 1 महीना अल्लाह के नबी सल्लम की रिफाकत तो मिली ना, क्या ये मुवाफकत छोटी है। और दूसरी क्या ये बात नहीं समझते कि रसूल की मुखालफत में कितनी बदबख्ती है, कि कुछ मुनाफिक किस्म के लोग गए भी थे साथ, लेकिन जहां रातों को मौका मिलता तो महफिलें सजाते तो घोड़े दौड़ाते, कुछ जिक्र पीछे गुजरा कुछ आगे आएगा। अल्लाह ताला ने ऐसे लोगों के लिए कहा कि अगर ये आपके साथ चले भी जाते तो ये तो वहां फितने ही फैलाते, क्योंकि मुनाफिकों का सबसे पसंदीदा काम गॉसिप होता है, बातें, महफिलें सजाना, उसकी बात, चुटकलेबाजी, उसने ये कहा, उसने ये कहा, तुम्हें एक पता है ये क्या, और फारिग लोग ऐसा काम बहुत करते हैं। और ये जो लफ सूरा है ना, तो सूरत सूर से है, सीन बौरा, सूर कहते हैं दीवार को, अलग करने वाली चीज, इसी से फिर सूरतों का मानी भी है, کہ ہر صورت دوسری کو الگ کرتی ہے. تو یہاں سے ہمارے لیے عمل کی بات کیا نکلی کہ ہم اپنے آپ کو چیک کریں کہیں ہم ایسے تو نہیں ہیں. اللہ نہ کرے کہ ہم بہانے کر کے دین کے کام سے پیچھے رہنے والے ہوں. سورہ محمد آیت 20 میں بھی اسی مضمون کی بات ہے. اب دیکھیے کہ یہاں خاص طور پہ الطول کی بات ہوئی ہے نا, تو میں تھوڑی سی بات آپ کے ساتھ اس ناطے سے بھی کرنا چاہوں گی کہ وہ لوگ جو پہلے ہی سخت زندگی گزار رہے ہوتے ہیں نا, ان کے لیے اللہ کے راستے کے کام مشکل نہیں ہوتے. مثلا ایک گھر ہے, اس کے اندر ہے ہی پنکھا, اے سی ہے ہی نہیں, اور وہاں بھی دن میں آدھا وقت بجلی جاتی ہے, وہ زیادہ مضبوط ہوں گے نا ان لوگوں کے جو 24 گھنٹے اے سی میں رہتے ہیں. خاص طور انسان کے اندر ریزسٹنس کم ہو جاتی ہے. پھر اسی طرح ایک شخص ہے جس کی گاڑی ہے ہی نہیں, وہ بیچاری سارا دن کہیں جانے آنے میں بسوں میں جاتی ہے, ایک ویگن سے اترتی پھر دوسری میں جاتی, کئی کئی گھنٹے سڑک پہ انتظار میں بھی رہتی ہیں. اب بتائیے ایک شخص ہے جو بڑی لینڈ کروزر میں ہے, فل اے سی ہے, فلی کمفورٹڈ ہے, یعنی ایک ہیومن نیچر کی بات بتا رہی ہوں. اب انسان نہ بھی چاہے نا تو ہم یوزڈ ہوتے ہیں. مثلا جو لوگ اچھی لان پہننے کے عادی ہو جاتے ہیں نا, پھر ان کو موٹی وائل اچھی نہیں لگتی, ان کو چبھتی ہے. جتنا انسان اسودہ ہوتا جاتا ہے اتنا اس کا کپڑا تھن ہوتا جاتا ہے, سی تھرو. ان کو آپ دوسرا دیں گے وہ کہیں گے نہیں ہم نہیں پہنتے. کوئی اسکارف لینے آئے گا وہ کہے گا موٹے سے موٹا چاہیے تاکہ دکھے نا, اور کوئی آتا ہے وہ کہتے نہیں چاہیے بھی ایسا جو ٹرانسپیرنٹ ہو تاکہ گرمی نہ لگے. کوئی کہے گا میرے کندھوں پہ بوجھ پڑتا ہے اگر میں بھاری دوپٹہ پکڑ لیتی ہوں. فرق ہے نا. اب وہ لوگ, ایک وہ شخص جو دن میں ویسے ہی 2-3 دفعہ دھوپ میں کھڑا ہو کے بس کا انتظار کرتا ہے, اگر بالفرض اس کو کہیں دین کے کام کی دعوت مل جاتی ہے جہاد یا تبلیغ کے معاملے میں, تو اس کے لیے قبول کرنا آسان ہے نا. اس کے برعکس دوسرے کی تو چیخیں نکل جائے گی کیونکہ اس نے برداشت نہیں کیا. یہ ہے وہ فرق جو دنیاوی بہت زیادہ آسودہ زندگی گزارنے سے منع کرتا ہے. اسی لیے اللہ کے نبی نے پسند نہیں کیا یہ, کیونکہ اس سے قربانی دینے کا جذبہ کم ہو جاتا ہے. آپ دیکھ چکے کہ ایمان والے تو آ کے کہتے تھے کہ ہمیں سورۃ توبہ کی آیت 44 میں آپ نے دیکھ لیا کہ وہ لوگ ہیں جو جا سکتے ہیں لیکن کسی وجہ سے جانا چاہتے ہیں لیکن جا نہیں سکتے, ان کا کیا حال ہے. اور 93 آیت میں بھی آپ پڑھیں گے تو خلاصہ کلام کیا ہے کہ اللہ نے بندے کے دل کے معاملے کھول کے رکھنے ہیں. رہنے والے پیچھے 2 طرح کے ہوتے ہیں, ایک مجبوری سے رہتا ہے, ایک خوشی سے رہتا ہے. میں ایک چھوٹی سی مثال دیتی ہوں. رمضان ہے, کسی کو بخار ہو گیا, ایک رو رہا ہے دھو رہا ہے, ہائے بخار کیوں ہوا, ہائے میرا روزہ چھٹ گیا, ہائے میری نیکی چھٹ گئی کم ہو گئی. اور ایک ہے جس کو بخار ہوتا ہے, وہ کہتا ہے ہوتا نہیں بلکہ ابھی ہونے ہی والا ہوتا ہے, کہتا ہے چلو شکر ہے بخار ہوا تو صحیح, چلو جی روزہ نہیں رکھ رہے. بھی مجبوری ہے بھائی, روزہ نہیں رکھ سکتے بیماری میں. دونوں کا فرق ہے نا. ہم نیکی کا کوئی کام نہیں کرتے اور ہم نہیں کر سکتے, بہت فرق ہے. دو لوگ بظاہر ایک نیکی سے رکے ہوئے ہیں لیکن اللہ کے پاس دونوں کا الگ مقام ہے. اللہ تعالیٰ ویسے لوگوں کو اللہ کے نبی کے سچے ساتھیوں کی مثال دیتے ہیں. اس سے جانے سے پہلے یہ ایک چیز پیچھے ایڈ کیجئے گا, خوالف جو آپ کو بتایا تھا نا, خالفتن کی جمع, خیمے کے پچھلے ستون کو کہتے ہیں. جب خیمہ لگتا ہے تو 2-3 لکڑیاں لگاتے ہیں نا, تو جو پیچھے والا آخری پلر ہوتا ہے نا اس کو بھی خوالف کہتے ہیں. سفر میں پیچھے رہنے والی عورتوں کو بھی کہتے ہیں, یعنی مرد چلے گئے جہاد پر اور عورتیں اور بچے اور منافق یہ سب جو تھے وہ پھر پیچھے رہ گئے, اور اسی میں بھی یہ لوگ بھی چلے گئے. فرمایا ان لوگوں کو ان کی مثال دو, کن کی, لاکن الرسول والذین آمنوا معہ جاہدوا باموالہم وانفسہم, لیکن رسول اور رسول کے ساتھی کون سے, مخلص اہل ایمان, انہوں نے اپنے مال اور جان سے جہاد کیا. یعنی اگر ان منافقوں نے ساتھ نہیں دیا اور جہاد کو نہیں گئے تو دین اسلام کا کوئی نقصان نہیں ہوا, ان سے بہتر اور افضل لوگوں نے جہاد کیا. کیا ہے ان کے لیے, وَأُولَئِكَ لَهُمُ الْخَيْرَاتِ, اور یہی ہیں جن کے لیے بھلائیاں ہیں. یعنی دونوں جہان کے منافع ہیں. بعض خیرات سے مراد لیتے ہیں خورے, کیونکہ اللہ تعالیٰ نے ان کے لیے کہا ہے سورۃ الرحمن میں، فی ہن خیرات و حسان، یعنی حوروں کا ذکر ہے خیرات کے ساتھ. اسی طرح خیرات خیرت ان کی جمع ہے. ایک روایت میں ابن عباس رضی اللہ عنہ کا قول ہے کہ خیر کے مراد حقیقی معنی سوائے اللہ کے کوئی نہیں جانتا. کیوں؟ کیونکہ فَلَا تَعْلَمُ نَفْسٌ مَا أُخْفِيَ لَهُم مِّن قُرَّةِ أَعْيُن، کوئی نہیں جانتا کہ اللہ نے ان کی آنکھوں کی ٹھنڈک کے لیے کیا تیار کیا ہے. اسی طرح اگر باتوں کو جمع کریں تو ابن عباس کی اس قول سے دیکھیں تو خیر تمام منافع کو شامل کر لیتا ہے، کیونکہ تمام نعمتوں میں سے کوئی بھی واقف ہی نہیں ہے، اللہ نے واقعی جنتیوں کو کیا دینا ہے. تو اس لیے خیرات کا لفظ، اس کا معنی اللہ ہی جانتا ہے، ہم نہیں جانتے. اور کیا ہے؟ وَأُولَئِكَ هُمُ الْمُفْلِحُونَ، اور یہی لوگ ہیں فلاح پانے والے. کیا ملے گا ان کو؟ أَعَدَّ لَهُمْ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا، تیار کیا ہے ان کے لیے اللہ نے ایسی جنتوں کو جن کے نیچے سے نہریں بہتی ہیں، ہمیشہ رہنے والے ہیں اس میں. ذالک الفوز العظیم، یہ ہے بہت بڑی کامیابی. کوئی چاہے تو یہ کامیابی مانگے، اصل یہ بات ہے. آپ کو پتہ ہے کہ اللہ تعالی بندے کے لیے کیا چاہتے ہیں؟ سبحان اللہ، کہ بندہ ہر لمحے اس جنت پہ میں جانے کی تیاری کرے جو اللہ تعالیٰ نے اس کے لیے تیار کی ہے. امام ابن قیم رحمہ اللہ علیہ فرماتے ہیں، مومن جب ذکر کرتا ہے تو فرشتے اس کی جنت تعمیر کر کے دیتے ہیں، اور جب وہ عمل چھوڑ دیتا ہے تو وہ بھی چھوڑ دیتے ہیں. ہمارے لیے پورے رکوع کا خلاصہ کیا ہے؟ کہ یہ دنیا آرام کے لیے نہیں ملی. مومن کا آرام آرام کے لیے نہیں، کام کے لیے ہوتا ہے. آپ اتنا آرام کریں گے جس کے بعد آپ مزید کام کر سکیں. زندگی ایک امتحان ہے نا، اور امتحان میں کبھی آرام نہیں ہوتا. جب امتحان ہوتا ہے تو اس وقت کی کیفیت کو نوٹ کیجئے. امام ابن تیمیہ رحمہ اللہ علیہ ایک دعا مانگا کرتے تھے، کیا؟ کہ یا معلم ابراہیم علمنی، اے ابراہیم کو علم دینے والے مجھے بھی علم دے. یا مفہم سلیمان فہمنی، اور سلیمان، اے سلیمان کو فہم دینے والے مجھے بھی فہم دے. جب ان کو اللہ تعالیٰ سے کوئی دعا مانگنی ہوتی تھی نا تو غور کرتے اور اس کے بعد استغفار شروع کر دیتے. یعنی بعض دفعہ انسان کے گناہ اس کو اللہ تعالیٰ کی حکمتیں سمجھ نہیں آنے دیتے. ہم میں سے ہر ایک انسان زندگی کے کسی نہ کسی موڑ پہ ایسی الجھن میں ہوتا ہے، کیا کروں، صحیح کیا ہے، غلط کیا ہے، ٹھیک کیا ہے، غلط کیا ہے. تو ایسے وقتوں میں پھر عمل کی بات یہ ہے کہ اللہ تعالیٰ سے دعا مانگے کہ مالک تو مجھ سے وہ کام کرا جو تیری نظر میں بہتر ہے. اسی لیے اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک دعا بھی سکھائی ہے نا، جس میں یہ آتا ہے کہ لا تکلنی الی نفسی طرفت عین، اے اللہ مجھے پلک چھپکنے کے برابر بھی اپنے نفس کے حوالے نہ کرنا. کیوں؟ اس لیے کہ نفس تو برائی کا ہی حکم دیتا ہے نا. ان النفس لامارۃ بالسوء، سورہ یوسف میں آپ پڑھیں گے کہ بے شک نفس تو برائی کا حکم دیتا ہے. کبھی بھی کوئی چیز اگر آپ کے راستے کی رکاوٹ بنے تو فوراً سوچا کریں یہ کب تک رہے گی، آج میں اس کو نہیں چھوڑ سکتی یا نہیں چھوڑنا چاہتی، کل اس نے مجھے چھوڑ جانا. اور انسانوں کے درجے ہوتے ہیں، ہر بندے کے لیے ہر بات نہیں ہوتی. کچھ لوگ کچھ باتوں کو سن کے پریشان ہونے لگتے ہیں، نہیں، ایک بات آپ سوچ لیں گے نا تو انشاءاللہ آپ کا دل مطمئن رہے گا. اور وہ کیا؟ کہ بندے کے دل پر رب کی نگاہ ہے. اللہ کی نگاہوں کو اپنے دل پہ محسوس کیا کریں. تقوی کا آغاز ہوتا ہے نا، انسان اپنے کاموں پہ دیکھتا ہے، ہاتھوں پہ، کانوں پہ، آنکھوں سے کیا دیکھ رہی ہوں اللہ کو پتا چل رہا ہے، کانوں سے کیا سن رہی ہوں، میری زبان کیا بول رہی ہے. لیکن جب آپ اس کے اعلیٰ درجوں پہ جاتے ہیں نا، تو پھر آپ اپنے دل کے اوپر رب کی نگاہوں کو محسوس کرتے ہیں. اسی لیے تو صحابہ کرام گھبرا گئے تھے اس آیت کو سن کے کہ یحاسبکم بہ اللہ، اللہ تم سے حساب لے گا. کہ اللہ کے نبی کیسے لے گا، بڑی مشکل ہے، کون ہے جس کے دل میں وسوسے نہ آئیں، غلط خیال نہ آئیں. کہا اچھا کوئی بات نہیں، لا یکلف اللہ نفسا الا وسعہا. تو یہ دوسری بات آپ بھی یاد رکھیں، اللہ بندے کو اس کی وسعت سے زیادہ نہیں آزماتا. دنیا کا کوئی انسان، کوئی استاد، کوئی ساتھی، کوئی دین کی طرف، جہاد کی طرف، اسلام اور ایمان کی طرف بلانے والا بھی آپ کے اصل حالات کو نہیں جانتا. یہ سراسر آپ کا اور آپ کے رب کا سیکرٹ ہے. اس لیے پورے کانفیڈنس کے ساتھ نیکیوں کے سفر پہ جمے رہے. جہاں آپ کرنا چاہتے ہیں اور نہیں کر پاتے، اس مالک کو بتائیں، اس کو بلا لیں بیچ میں، کسی سے صفائی پیش نہ کریں. اپنے آپ سے پوچھ لیں کیا میرا عذر ٹھیک ہے، کیا اس کا کوئی اور راستہ نہیں. مثلا آپ کہیں جا رہے ہیں نا، تو آگے آپ نے دیکھا سڑک ٹوٹی ہوئی ہے، آپ فوراً فون کر دیتے ہیں، نہیں جی سوری ہم نہیں آ سکتے، راستہ خراب ہے، سڑک نہیں ہے. یہ سٹائل نہیں ہونا چاہیے. آپ سائڈ ویز ڈھونڈیں گے، آپ دوسرا ڈھونڈیں، چلو تھوڑا بڑا ہے نا چلتی ہوں، ایسا نہیں. اس لیے ہو سکتا ہے کہ کچھ لوگوں کے لیے نیکی کے سفر کی سڑک بڑی ہموار ہو، بڑی مناسب، بڑے موافق حالات ہیں، گھر والے معاون، شوہر معاون، بچے ساتھ دینے والے، وہ شارٹ کٹ میں بھی دین کے اس منزل پہ پہنچ سکتا ہے. آپ بھی جانا چاہتی ہیں وہاں، تو کیا ہمت ہار دیں گی؟ نہیں، میری تو یہ ساری چیزیں نہیں. آپ دوسرے راستے ڈھونڈیے. آپ جتنا بڑا ٹرن لے کے اللہ کی طرف آئیں گے نا، اللہ تعالیٰ اتنی زیادہ رحمت لے کے آپ کی طرف آئے گا انشاءاللہ تعالیٰ. وہ بندے کی نیکی کو ضائع نہیں کرتا. وہ نیکی جو مشکل حالات میں کی جاتی ہے، وہی نیکی بندے کو اللہ کی نگاہوں میں زیادہ بڑا بناتی ہے. کہیں انا آ جائے، کہیں اپنی کوئی چیز دینی پڑے، تو فوراً سوچ لیا کریں کہ جو دے رہی ہوں وہ کتنی چیز ہے، لیکن اس کے بدلے میں جو ملے گا وہ کتنا ہے. اور یہ سب کب آتا ہے؟ جب واقعی اللہ تعالیٰ کے خزانوں پہ انسان کی نگاہیں لگ جاتی ہیں. الحمدللہ. دنیا کو کبھی اپنے قدموں کی بیڑی نہیں بنانا. دنیا مانگے، مال مانگے، عزت مانگے، سب مانگے، لیکن وہ مانگے جو آپ کو اڑا کے آخرت کی اعلیٰ منزلوں پہ پہنچا سکے. یہی تھیم تھا اس رکوع کا.